الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قال الله تبارك وتعالى ومن يتق الله يجعل له مخرجا ويرزقه من حيث لا يحتسب وقال الله تبارك وتعالى يا أيها الذين آمنوا اتقوا الله وكونوا مع الصادقين وقال رسول الله صلى الله تعالى عليه وسلم المرء مع من أحب أو كما قال عليه الصلاة والسلام چار اشعار سناؤں گا حسان بن ثابت رضی اللہ تعالیٰ عنہ شاعر رسول تھے ممبر رسول سے اشعار سناتے تھے اللہ تعالیٰ جی محبت حضور صلی اللہ علیہ وسلم جی محبت جہاد کے اوپر اشعار سناتے تھے اشعار میں کوئی لڑکی نہ ہو کی میوزک نہ ہو اور کوئی شرک کی بات بدبو نہ ہو تو اشعار سن سکتے ہیں تو میرے شیخ جو اشعار آئے جو سنت و شریعت پر اشعار آئے اس کو میں نے سندھی میں ترجمہ کر دیا ہے بس مونجو دل میں تو جی محبت ہو جے ماشاءاللہ کہہ سکتے ہیں نہیں میرے دل میں اللہ جی محبت ہو جائے مجھے سندھی آتی نہیں ہے یاد ہو گئی آپ لوگوں کے پاس آ کے اردو بولنے والا ہوں سندھی ہو یا اردو ہو پنجابی ہو سرائیکی ہو پٹھان ہو بلوچی ہو ہمارے ساتھ بھی یہ خان صاحب آئے کہاں ہیں مولانا چلے وہ رہے خان ہے ماشاءاللہ خان ہے تو کیا ہو گیا کوئی پٹھان ہے کوئی سندھی ہے ہم سب مسلمان بھائی بھائی ہیں حضور صلی اللہ علیہ وسلم کا ایک قوم پر سے گزر ہوا فرمایا من القوم کسی نے نہیں کہا ہم قریش قبیلے کے ہیں ہم فلاں قبیلے کے ہیں فرمایا نحن المسلمون ہم مسلمان ہیں مسلمان ہیں نا الحمدللہ جب ہی تو مسجد میں بیٹھے ہیں ایسی پیاری مسجد ماشاءاللہ بن گئی مسجد تو بن گئی اس کو آباد بھی تو کرنا ہے فجر کی نماز میں کتنے لوگ ہوتے ہیں نماز فجر میں اللہ تعالیٰ مجھے بھی توفیق دے ہم سب کو توفیق دے رات کو اگر جلدی بھی سوئیں یا جتنی بھی بجے سوئیں فجر کا الارم لگا کے سوئیے بچے بھی ہیں فجر کی نماز پڑھنی ہے بچہ 7 سال کا ہو جائے تو اس کو حکم ہے چلو بھائی نماز کے لیے 10 سال کا ہو جائے بچہ نماز کے نہیں جاتا پٹائی کرنی ہے اس کی پٹائی ایسے نہیں کرنی کہ زور سے مار دیا اس کو ہلکا چلو بچوں نماز کے لیے 10 سال کا ہو جائے نماز کے لیے حکم کرنا ہے آج تو ہم اتنے سال کے ہو گئے فجر کی نماز غائب حضور صلی اللہ علیہ وسلم فرماتے ہیں میرا دل چاہتا ہے لکڑیاں جمع کروں اس گھر میں آگ لگا دوں جو اپنے گھروں میں نماز پڑھتا ہے اور جماعت سے نماز نہیں پڑھتا تو ہمارے گھر میں آگ لگ گئی ہے اس لیے اس آگ کو کیسے بجھائیں گے توبہ کر کے اللہ سے معافی مانگے اور آج سے میں اور جتنے بیٹھے ہیں بچے بوڑھے اور جو خواتین بھی سن رہی ہیں یا جہاں بھی یہ بیان سنا جا رہا ہے ہم سب لوگ الارم لگائیں رات کو موبائل میں الارم لگا لیں گھڑی میں الارم لگا لیں اور فکر سے سوئیں اللہ سے عشاء میں روئیں اللہ مجھے فجر میں اٹھا دیجئے جب فجر میں نہیں اٹھیں گے تو اللہ تعالیٰ پھر دن اچھا نہیں گزرے گا نور ختم ہو جاتا ہے مسلمان تو نور کے لیے آیا ہے کہ اللہ سے نور حاصل کرے حضور صلی اللہ علیہ وسلم کی سنت پہ چل کر نور حاصل کرے اگر فجر نہیں پڑے گا تو اس کی کھیتی باڑی میں اس کے رزق میں اس کی دکان میں کسی میں برکت نہیں ہوگی پھر پیسہ آئے گا وہاں برکت نہیں ہوگی کیونکہ نماز نہیں پڑھی نہیں اللہ جو سجدہ ہی نہیں کیا اللہ کو سجدہ ہی نہیں کر رہا وہ شخص فجر کی نماز میں تو اس کو سکون کیسے ملے گا تو اب یہ سنیے گا سندھی میں ترجمہ کیا ہے بس مونجو دل میں تو جی محبت ہو جے زندگی مونجو پابندے سنت ہو جے زندگی میری پابندے سنت ہو جے سامنے ایسا خوف قیامت رہے سب گناہوں سے میری حفاظت رہے سب گناہوں سے میری حفاظت رہے یعنی قیامت کا خوف رہے کہ اللہ کے پاس مجھے بھی حاضر ہونا ہے بیان کرنے والا بھی محتاج ہے کہ ٹی وی تو نہیں دیکھا ان آنکھوں سے بچوں کارٹون تو نہیں دیکھا گندی تصویریں تو نہیں دیکھی وہاں پہ چائے والے کی دکان پہ بیٹھ کے کرکٹ میچ تو وقت ضائع نہیں کہ کرکٹ میچ دیکھ کر کرکٹ میچ نہیں ہے کوڑا کرکٹ ہے یہاں لڑکیاں آئی کرکٹ میچ پہ بھی نہیں آ رہی کوکا کولا کا ایڈ آ رہا ہے جلیٹ بلو 2 کا داڑھی کو شیو کروانے کا ایڈ آ رہا ہے یہودے لڑکے لڑکیاں پاکستانی لڑکے لڑکیاں ناچ رہے ہیں اس کے اوپر تو ہم لوگ تو آنکھوں کا زنا کر رہے ہیں. حضور صلی اللہ علیہ وسلم فرماتے ہیں آنکھوں کا زنا ہے نظر بازی. حضور صلی اللہ علیہ وسلم جو فرمانا ہے زنا العین النظر, زنا ہے آنکھوں کا نظر بازی. گاؤں میں تو اللہ تعالی کو پہچاننا بہت آسان ہے. حضرت میرے شیخ موجودہ مرشد میرے خواجہ میرے سائیں حضرت والا شاہ فیروز عبداللہ میمن آئے ماشاءاللہ, انشاءاللہ اگلے مہینوں ان کے سفر ہے یہاں اس گاؤں میں ہم بلائیں گے, بہت بڑے شیخ آئے ماشاءاللہ. تو وہ فرماتے ہیں جب مٹی میں بیج ڈالتے ہیں ہم لوگ, بیج میں کیسے وہ زمین کو پھاڑ کے نکل آتا ہے اوپر, اور اس کے اندر سے پھر گندم نکلتا ہے, اللہ تعالیٰ اس میں سے کیسے کیسے پھل اس کے اندر سے نکلتے ہیں. ایک بیج کے اندر سے اللہ تعالیٰ کیسی کیسی چیزیں نکال دیتے ہیں. اتنے بڑے اللہ کو ناراض کرنا اچھی بات ہے کیا؟ رب مانے پالنے والا, پالنے والے کو ناراض کرنا اچھی بات ہے. ماں باپ تو اللہ تعالیٰ وسیلہ بناتے ہیں, ماں باپ کا بہت بڑا رتبہ ہے, وہاں پالتے تو اللہ تعالیٰ ہیں بچوں کو, اللہ تعالیٰ پالنے والی ذات ہے. آپ اللہ کو آواز آ رہی ہے ماشاءاللہ. تو ہم لوگ جو ہیں سامنے ایسا خوف قیامت رہے, سب کو مرنا تو سب کو ہی ہے. انگریزی یہودی بھی کہتا ہے کافر بھی کہتا ہے سب کو مرنا کہ نہیں مرنا, مجھے بھی مرنا ہے. بیان کرنے والے کو زیادہ پوچھ گچھ ہوگی, تم نے بیان تو کیا نظامانی گاؤں میں باخر خان نظامانی آ کے, مگر تم جب لڑکیوں کو آتی تھی لڑکیوں کو دیکھتے تو نہیں رہتے تھے لڑکیوں کو دیکھ رہے ہیں اس وقت صاحب بیان سب وہ جو بھول جاتا ہے انسان. جب لڑکیاں آتی ہیں نا رنگا رنگ فش آتی ہے, جب رنگ برنگی تتلیاں آتی ہیں کراچی کی حیدرآباد کی لڑکیاں یا خبر نامے کے اوپر جو لڑکی پڑھنے والی آتی ہے یا موبائل کے اوپر جو ہمارے فیس بک یوٹیوب چل رہا ہے, پہلے تو گاؤں صاف ستھرے ہوتے تھے, اب تو خیر ٹیلی ویژن تو آنے کے بعد موبائل آ گیا ہے. ہم سب کے موبائل میں الا ماشاء اللہ کم لوگ ہیں موبائل کے اوپر فیس بک اور یوٹیوب اور گندی تصویریں اور گانے بھرے ہوئے. ایسے شخص کو سکون کیسے ملے گا جس کے موبائل میں گندی تصویریں بھری ہوئی ہوں, جس کے موبائل میں گانے ہوں, جو ایف ایم پہ لڑکیوں کی آوازیں سنتا ہو, جو میوزک سنتا ہو, جو خبر نامے میوزک سنتا ہو, اس کو سکون کیسے ملے گا؟ سکون تو اللہ تعالیٰ دل میں نازل کرتے ہیں نا, تو دل میں جب گناہ کر لیا تو سکون تو چلا گیا. دل میں سکون آتا ہے نا, اللہ تعالیٰ سکون دل میں دیتے ہیں نا. بھلے پیسے ہوں, گاڑیاں ہوں, خوب بڑے بڑے ٹریکٹر ہوں, زمینیں ہوں, مگر اگر زمینوں کے اوپر گانے چل رہے ہیں, لڑکیوں سے منہ کالا ہو رہا ہے یا پھر لڑکے سے منہ کالا ہو رہا ہے, اللہ تعالیٰ نہیں دیکھ رہا ہے کیا؟ اگر جھاڑیوں میں چھپ کر کسی لڑکے یا لڑکی کے ساتھ کوئی گناہ کر رہا ہے اللہ تعالیٰ نہیں دیکھ رہا ہے؟ الم یعلم بی ان اللہ یرا, کیا تم جانتے نہیں ہو اللہ تعالیٰ تمہیں دیکھ رہے ہیں؟ چھوٹے چھوٹے بچے ہیں, حضرت تو فرماتے ہیں چھوٹے بچوں کو بھی بتانا چاہیے کہ کوئی تم سے گندی مذاق کرے گندی حرکتیں کرے اسے بولو یہاں سے بھاگو, یہاں سے میں گندی حرکتیں نہیں کرتا ہوں. اللہ تعالیٰ دیکھ رہے ہیں, 600,000 کی بستی تھی لڑکوں سے گناہ کرتی تھی, اللہ تعالیٰ زمین کو تحت سرا سے اٹھایا, ساتویں آسمان پہ لے گئے, زمین اڑ دی پٹخ دی, ہر ایک پہ پتھر برسائے پتھر. تو اتنا یہ لڑکوں سے گناہ بہت خطرناک گناہ ہے, اس لیے ایسے لڑکوں سے بھی دور رہنا چاہیے. میرے شیخ ایسے لڑکوں کو دائیں اور بائیں بٹھاتے تھے, دیکھتے بھی نہیں تھے. جو 17-18 سال کے لڑکے ہوتے ہیں ان کو حضرت میرے شیخ دیکھتے نہیں تھے, تقویٰ سے رہتے تھے. امام ابو حنیفہ رحمۃ اللہ علیہ, وہ امام محمد رحمۃ اللہ علیہ کو کمال تقویٰ کی وجہ سے اپنے درس میں پیچھے بٹھاتے تھے, دیکھتے بھی نہیں تھے ان کو. اللہ تعالیٰ نے ان کو امام ابو حنیفہ رحمۃ اللہ 40 سال عشاء کے وضو سے فجر کی نماز پڑھائی اور کبھی دیکھا بھی نہیں پیچھے مڑ کے کہ اس کی داڑھی نکل آئی کہ نہیں نکل آئی. ایک دفعہ چراغ کی روشنی میں دیکھا تو ان کے سایہ نظر آ رہا تھا, اچھا امام محمد تمہاری داڑھی نکل آئی, پھر اس کو اپنے درس میں سامنے بٹھا لیا. ہم سب کو جو شعر ہے نا, تجھے پہلے بچپن نے برسوں کھلایا, جوانی نے پھر تجھ کو مجنوں بنایا, بڑھاپے نے آ کر پھر کیا کیا ستایا, اجل تیرا کر دے گی ایک دن صفایا, جگہ جی لگانے کی یہ دنیا نہیں ہے, یہ عبرت کی جا ہے تماشا نہیں ہے. بہت پہلے بھی آیا تھا کراچی میں بھی, حیدرآباد میں زلزلے آئے تھے, جھٹکے محسوس ہوئے زلزلے میں. کیوں آئے یہ زلزلے؟ ہمارے گناہوں کی وجہ سے. اب کہیں جہاں پہ زلزلہ آیا تو ہمیں خبردار ہو جانا چاہیے نا کہ ہم اپنے گھر سے ٹیلی ویژن کو توڑ کے نکالنا ہے ہمیں. ٹیلی ویژن ہمارے, ہم بھی برباد ہو رہے ہیں, ہماری بیوی, ہمارے بچے اور چھوٹے چھوٹے بچے برباد ہو رہے ہیں کارٹون دیکھ کے. دارالعلوم کا باقاعدہ فتویٰ ہے کہ کارٹون دیکھنا جائز نہیں ہے بچوں کو. اب بچے پریشان کرتے ہیں تو ان کو کارٹون کے سامنے بٹھا دیتے ہیں, اور بوڑھے لوگ ہیں وہ خبر نامہ دیکھ رہے ہیں, ہماری ماں بہن بیٹی ڈرامہ دیکھ رہی ہے, اور جو جوان ہیں وہ فلمیں دیکھ رہے ہیں. اس کے اوپر پہلے تو ٹی وی پہ دیکھتے تھے, اب موبائل دلا دیے, سستے سستے موبائل آ گئے, اس کے اوپر سب چیزیں چل رہی ہیں موبائل کے اوپر. بچوں کو چھوٹے چھوٹے بچے گندی گندی تصویریں دیکھ رہے ہوتے ہیں, یہ دیکھو گندی تصویریں. پہلے تو بڑے بڑے لوگ بھی شرماتے تھے, अब तो छोटे-छोटे बच्चे गंदी-गंदी इसरे मोबाइल पर देख रहे हैं, अल्लाह ताला हम लोगों को नहीं देख रहे हैं। कुरान जिन आंखों ने कुरान शरीफ पढ़ा, जिन जिन जिस ज़बान ने कलमा पढ़ा ला इलाहा इल्लल्लाह मुहम्मद रसूलुल्लाह, अब वो ज़बान जो है वो और वो आंखें जो है वो मोबाइल पे गंदी तस्वीरें देख रही है। और अल्लाह ताला हमें पूछेंगे, मुझसे भी पूछेंगे कयामत के दिन, ये आंखें दी थी कहां इस्तेमाल किया, ये कान दिए थे इससे गाने तो नहीं सुने, इससे गীবत तो नहीं सुनी, जुबान दी थी इससे कोई हराम बोसे तो नहीं लिए, और ये हाथ दिए थे इससे अम्मी अब्बू के पैसे के चोराए तो नहीं कहीं, ये हाथों से गलत जगह चैटिंग तो नहीं की लड़कियों से, मोबाइल के ऊपर फेसबुक पे अकाउंट तो नहीं खोला, यूट्यूब के ऊपर गाने तो नहीं सुने मोबाइल्स के ऊपर, यूं हाथों से बटन दबा के गाने सुनते हैं ना हम लोग। तो ये कयामत के दिन अल्लाह ताला सूरह यासीन शरीफ तो हम लोग पढ़ते हैं, अल यौम नख्तिमु अला अफवाहिहिम, जुबान सील कर दी जाएगी, व तशहदु अर्जुलुहुम अल यौम नख्तिमु अला अफवाहिहिम وَتُكَلِّمُنَا عَيْدِهِمْ وَتَشْهَدُ عَرْجُلُهُمْ بِمَا كَانُوا يَخْسِبُونَ، یعنی زبان سیل کر دی جائے گی، اسٹیم لگا دی جائے گی، زبان یہ زبان ہے اس کو اسٹیم لگا دیں گے اللہ تعالیٰ، اور یہ ہاتھ گواہی دیں گے اس نے لڑکیوں سے چیٹنگ کی تھی، اس نے لڑکیوں کا ہاتھ پکڑا تھا، اس نے گندے لڑکوں کا ہاتھ پکڑا تھا، اور زبان یہ پیر ارجلہم یہ پیر گواہی دیں گے، سینما ہاؤس گیا تھا یہ جو ہے شادی میں گیا تھا جہاں تصویریں کھینچ رہی تھیں، یہ پیر وہاں گئے تھے جہاں پہ گانے چل رہے تھے۔ دیکھیے میں یہ مت سمجھیے مولوی صاحب آئے ہیں، مولانا صاحب कराची से बयान करके चले आएंगे, बहुत अच्छा बयान था, हम लोग पैसे लेके बयान नहीं करते, अल्लाह के लिए आए हैं अपने खर्चे पर अपनी गाड़ी कर और इसलिए आए हैं कि मेरे शेख की जो बात है, जो कुरान और हदीस की बात है, जो हुजूर सल्लल्लाहु अलैहि वसल्लम की बात है, वो मेरे अंदर भी आ जाए और हम सब के अंदर आ जाए, पूरे निजामानी गांव के अंदर इंकलाब आ जाए, सबकी एक मुट्ठी दाढ़ी हो एक मुट्ठी दाढ़ी हिट्टे पास है, ये मुझे पकड़िएगा, एक मुट्ठी दाढ़ी आगे आ जाए, एक मुट्ठी दाढ़ी यहां से हिट्टे पास है ठुड्डी के नीचे से, एक मुट्ठी दाढ़ी यहां से रखना और एक मुट्ठी दाढ़ी यहां से रखना और एक मुट्ठी दाढ़ी यहां से रखना, और ये दाढ़ी जो बच्चों आ है, बच्चे होते हैं ना छोटे, दाढ़ी जो बच्चों ये दाढ़ी का बच्चा रखना भी वाजिब आ है। चारों इमामों के नजदीक, इमाम अबू हनीफा, इमाम शाफई, इमाम अहमद बिन हंबल, इमाम मालिक रहमतुल्ला अलैहिम अजमईन, चारों इमामों बरहक हैं, एक मुट्ठी रखना वाजिब आ है। किसी दाढ़ी शेव करने वाले को हकी नहीं समझना चाहिए, हम मसला बता रहे हैं। अब अमल करना, जिस पे अल्लाह का फजल होता है वो अमल करता है, हिम्मत करके अमल कर लें, दाढ़ी रखने में क्या मुश्किल है, माशाल्लाह कितने लोगों ने दाढ़ियां रख ली, दाढ़ी रख के चेहरा अच्छा लगेगा कि नहीं, हुजूर सल्लल्लाहु अलैहि वसल्लम जैसा शक्ल हो जाएगी ना हमारी, उनकी शक्ल में दाढ़ी थी कि नहीं, हुजूर सल्लल्लाहु अलैहि वसल्लम जो दाढ़ी आए कि नहीं आए, तो हम भी दाढ़ी रख लें हिम्मत करके, दाढ़ी से अल्लाह की मोहब्बत गाढ़ी हो जाती है। और छोटे छोटे बच्चे भी आए हैं तो बच्चों अपने अब्बू को ये शेर सुना देना, उर्दू का शेर है, अब्बू अब्बू दाढ़ी रख ले, बाबा बाबा दाढ़ी रख ले, जायका सुन्नत का भी चख ले, सुन्नत है ऐसी सुन्नत जो चेहरे पे अच्छी लगती है, हुजूर सल्लल्लाहु अलैहि वसल्लम जो चेहरे पे आ है दाढ़ी, तो दाढ़ी रख लीजिए, दाढ़ी रखने से अल्लाह ताला उसको प्यार करते हैं, उसके चेहरे पे नूर बरसता है जो दाढ़ी रख लेता है। दाढ़ी रख के अगर कोई टीवी देखता है या लड़कियों से बातें करता है या लड़कियों को देखता है तो वो लड़कियों को देखने का गुनाह अलग है, दाढ़ी रख के जो गंदे काम करता है वो गुनाह अलग है, मगर कम से कम दाढ़ी को शेव करने से तो बच जाएगा। दाढ़ी शेव करना 24 घंटे का गुनाह है, सुबह से लेकर रात तक, हत्ता के रोजे मुबारक पे भी हाजिर है, हुजूर सल्लल्लाहु अलैहि वसल्लम के रोजे पे हाजिर है, मैं दाढ़ी को शेव करवा रहा है तो जो है ये गुनहगार लिखा जा रहा है। सच्ची तौबा कर ले हम लोग, कोई बच्चा तस्वीर ना बनाए, मोबाइल तस्वीर कोई नहीं बनाएगा, बच्चों के पास भी मोबाइल होता है, तस्वीरें खींचना हराम है, मूवी बनवाना हराम है, ठीक है। क्योंकि हम लोग मेरे शेख गांव में तस्वीर ले गए थे तो छोटे छोटे बच्चे तस्वीर बनाए थे मेरे शेख की, हजरत फरमाया अरे कुछ लोग खड़े हुए थे उसका मोबाइल छीन लिया, तो छोटे बच्चे के मोबाइल के अंदर से गंदी तस्वीरें निकली, नंगी तस्वीरें। अब बताइए बच्चे के पास ये है तो माँ बाप का क्या हाल होगा, हम लोग इसलिए थोड़ी आए कि गंदी तस्वीरें मोबाइल के ऊपर देखें, इसलिए तस्वीरें बनवाना बच्चों जायज नहीं है, तस्वीरें खिंचवाना तस्वीरें बनवाना मोबाइल के ऊपर सही अच्छी बात नहीं होती। अगर मेरी तस्वीर आप बनाएंगे फिर अपनी बहन की भी बनाएंगे, उसके ऊपर लड़की आ गई कि नहीं आ गई, फिर इंटरनेट के ऊपर पूरी दुनिया लड़की को देख रही होगी हमारी बहन को, अल्लाह ताला नाराज हो जाएंगे। आंखों औरतों को तो पर्दे के लिए बनाया कि औरतें पर्दे में रहें, वकरना फी बुयूतिकुन्ना, अपने घरों में ठहरी रहो, बिला जरूरत घर से बाहर मत निकलो, कुरान शरीफ जो आयत आए कि औरत को पर्दे में रहना है, बुरका पहनना है और नकाब करना है और आंखों के सामने जाली लगानी है, अगर जाली नहीं लगा सकती तो आंखों की बनावट को छुपा ले औरत, मिन जलाबी बिहिन, सर के बालों से पैरों के नाखून तक औरत अपने आप को छुपा ले, छुपाने के लिए हुक्म है। आज तो टीवी के ऊपर कितनी बेपर्दा औरतें आ रही हैं, जब बेपर्दा औरतें आएंगी तो उनकी नहूसत हमारे घर के अंदर नहीं आएगी, जब टेलीविजन चलेगा सुबह ही सुबह अखबार कोई सा भी हो, किसी अखबार से भी दुश्मनी नहीं है, काविश अखबार है या जंग अखबार है या डॉन अखबार है या कोई सा भी अखबार है जिसमें तस्वीरें होती हैं, अब उसमें औरत की तस्वीर बनी है तो रहमत के फरिश्ते कैसे आएंगे। बातें नहीं करो भाई, बातें नहीं, चुपचाप शाबाश जिस घर में तस्वीरें होती हैं वो अल्लाह की रहमत के फरिश्ते नहीं आते तो हमारे घर में तो तस्वीरें रखी हुई हैं शादी की तस्वीरें खिंचवाई हुई हैं जब शादी की तस्वीरें खिंचवाई हुई हैं उसको जला देनी चाहिए वरना कयामत के दिन हदीस में आता है सबसे अशद अजाब उन लोगों पर होगा जो तस्वीरें बनाते थे तस्वीरें खिंचवाते थे तस्वीरों का काम करते थे सबसे अशद अजाब होगा कयामत के दिन इतना खतरनाक है ये मामला देखिए हमें नमूना हुजूर सल्लल्लाहु अलैहि वसल्लम को और सहाबा किराम को बनाना है हमें जो है टीवी वालों को नमूना नहीं बना के टीवी पे वो लोग आ रहे हैं टीवी पे वो लोग आ रहे हैं सीधी सीधी बात है आप उनसे जाके पूछिए कि वो तस्वीरें क्यों खिंचवा रहे हैं आप हमसे क्यों पूछते हैं कि हम लोग क्यों नहीं खिंचवा रहे अल्लाह का फजल है कि मेरे शेख तस्वीरें नहीं खिंचवाते थे तस्वीरें हम लोग बच गए तो हमारे छोटे छोटे बच्चे भी खींचेंगे और आगे जाके कितनी फहाशी फैलेगी इस तस्वीर की वजह से और फैल रही है आप हजरात देख ही रहे हैं इतनी आम हो गई अगर मेरे शेख अजीब बात फरमाते हैं एक औरत आई या रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम शौहर के भाई के बारे में क्या हुक्म है हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमाया शौहर का भाई तो मौत आए मौत यानी देवर से पर्दा आए जब शौहर का भाई मौत आए तो हमें भी भाभी को देखना कैसे जायज हो जाएगा भाभी हमारे लिए नामहरम है हम मर्दों के लिए बीवी शौहर की जो बीवी है हमारे लिए नामहरम है उससे पर्दा करना है चाहे दिल में बुरा ख्याल आए या ना आए हुजूर सल्लल्लाहु अलैहि वसल्लम जो फरमान आए कि देवर मौत है तो भाभी भी मौत हो गई अब जब घर में जाएंगे तो नजर झुका के अपने कमरे में चले आए पर्दा कर लें हिम्मत करके इरादा करें तो बताने का मकसद ये था कि जब भाभी को देखना मना है और भाभी को देवर को देखना मना है तो टेलीविजन वाले को देखना कैसे जायज हो जाएगा इसलिए टीवी देखना हराम है कि हम हमारी बीवी हमारी बेटी हमारी माँ टेलीविजन पे मर्दों को देखेगी तो वो तो जायज नहीं है और हम लोग खबरनामे वाली औरत को देखेंगे वो भी जायज नहीं है क्रिकेट मैच देखेंगे उसके ऊपर जो है औरतें आ रही हैं उसके ऊपर गंदे गंदे एड्स आ रहे हैं और तस्वीरें आ रही हैं वो तो अल्लाह की नाफरमानी हो रही है तो अल्लाह की नाफरमानी से जो बचेगा अल्लाह ताला उसको दिल में ईमान की हलावत देते हैं इन नजरा सहमुम मिन सिहामी इबलीस नजर जो है ये इबलीस का तीर है जहर में बुझा हुआ नजर जो है इबलीस का तीर जहर में बुझा हुआ मन तरा कहा मखाफती इसने अल्लाह ताला जी खौफ से अब कोई भी नहीं था यहाँ निजामानी गांव में कोई भी अम्मी अबू गए हुए भाई बहन सब गए हुए अब मोबाइल के ऊपर नफ्स शरारत कर रहा है नफ्स जो है ये अंदर से शरारत करता है कि कोई भी नहीं है चलो यार किसी दोस्त से मोबाइल लेकर गंदी तस्वीरें देखें हम देखें तो दुनिया में क्या हो रहा है दुनिया में देखने की वजह से अल्लाह को नाराज कर देंगे अल्लाह ताला ने हमारे बच्चों बातें नहीं करो गौर से सुनो आपको भी शेर सुनाऊंगा इंशाल्लाह ताला शेर सुना रहा था कि अब्बू अब्बू दाढ़ी रख लें अब्बू अब्बू दाढ़ी रख लें जायका सुन्नत का भी चख लें और छोटी बच्ची अपनी अम्मी से कह रही है अम्मी अम्मी पर्दा कर लें नेकी से अब दामन भर लें ए मेरी अम्मी प्यारी अम्मी जान पर्दा कर लीजिए नकाब कर लीजिए और नामहरमों से पर्दा कर लीजिए और छोटे बच्चों के लिए क्योंकि बच्चे माशाल्लाह बहुत सारे हैं यही छोटे बच्चे तो आजकल बर्बाद हो रहे हैं हमारे छोटे छोटे बच्चे दीन सबके लिए है बच्चे हैं बूढ़े हैं औरतें हैं छोटे छोटे बच्चे चार साल के बच्चे तीन साल के बच्चे गंदी मजाक करते हुए पकड़े गए क्यों क्योंकि मोबाइल पे देख रहे हैं घरों में टेलीविजन चल रहा है तो जो टेलीविजन पे जो देख कर आएगा और फिर वो घर के अंदर फिर वो गंदी हरकतें करता है हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं इससे मल लम यरहम सगीरना इससे मुझे बड़ा फायदा हुआ गौर से सुनिएगा काली कमली वाले जो बात आए कि जो छोटे पे रहम नहीं करता वलम युअक्किर कबीरना जो बड़ों का इकराम नहीं करता वलम युबज्जिल आलिमीना जो उलमा का इकराम नहीं करता हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं सल्लल्लाहु अलैहि वसल्लम वो हम में से नहीं है अब ये पाकिस्तान जो 14 अगस्त आ रही है 14 अगस्त के दिन नगमे तराने करना और म्यूजिक शो करना और गाने सुनना और अच्छे अच्छे लोग हैं दाढ़ी है टोपी है वो गाना गा रहे हैं और जो है म्यूजिक बज रही है उसके साथ तराने के साथ म्यूजिक बज रही है हुजूर सल्लल्लाहु अलैहि वसल्लम जो फरमान आए मैं गाने के आलात तोड़ने के लिए भेजा गया हूँ गाना सुनेंगे दिल में जिना के ख्यालात आएंगे हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमा रहे हैं तो अब 14 अगस्त के दिन पाकिस्तान तो इसलिए इस्लामी मुल्कत है पाकिस्तान हमारा ये इसलिए बनाया गया है ताकि हम लोग यहाँ पे अल्लाह की फरमाबरदारी करके दीन पे चलें यहाँ पे ये इसलिए नहीं बनाया गया कि यहाँ पे आके फिल्में देखें ड्रामे देखें और काफिरों के तरीकों पे चलें हुजूर सल्लल्लाहु अलैहि वसल्लम का तरीका छोड़कर और काफिरों के तरीकों पे हम लोग चलें कार्टून देखें फिल्में देखें बच्चों पाकिस्तान इसलिए नहीं बनाया गया पाकिस्तान इसलिए बनाया गया है कि हम इस्लाम पे चल के दिखाएंगे पाकिस्तान का मतलब क्या ला इलाहा इल्लल्लाह है कि नहीं तो फिर ला इलाहा का क्या मतलब है कोई इलाह नहीं सिवाय अल्लाह के तो हदीस में कुरान शरीफ में क्या आता है मेरे शेख फरमाते थे आरिफ बिल्ला शेख उल अरब अल अजम मुजद्दिद ज़माना मौलाना शाह हकीम मोहम्मद अख्तर साहब रहमतुल्लाह अलैह कि हदीस कुरान शरीफ में आता है अफा राईता मन इत्तखज़ा इलाहहु हवा کیا آپ نے ایسے لوگوں کو نہیں دیکھا جو اپنی نفس کی حرام خواہشات کو خدا بنا لیا؟ حرام خواہشات کیا ہیں؟ نفس کی خواہشات، یہ انٹرنیٹ کی خواہشات، لڑکیوں کو دیکھنے کی خواہشات، گانے سننے کی خواہشات، جھوٹ بولنے کی خواہشات، اور بینک کے آج کل تو یہ حضرت میرے شیخ فرمایا تھے گاؤں کے اندر ٹریکٹر لے لیتے ہیں بینک سے لون کے اوپر، اور سود کے اوپر ٹریکٹر لے لیا، سود کے اوپر زمینیں لے لی ہیں، یہ تو حرام ہے، اللہ کی نافرمانی ہو رہی ہے۔ پیسے کمانا ضروری ہے یا اللہ حرام کاری سے بچنا ضروری ہے؟ اس سے بہتر ہے اپنا ٹھیلا چلا کے آلو بیچ لے انسان، کم از کم حرام سے تو بچ جائے گا۔ سود کا ادنا گناہ ایسے ہے ماں کے ساتھ زنا کرنا، یہ سود کا گناہ ہے۔ سود پہ زمینیں لی ہوئی ہیں، سود پہ ٹریکٹر لیے ہیں، سکون کیسے ملے گا؟ اپنے وظیفے پر چل رہا ہے، اشراک چل رہی ہے، مگر گناہوں سے بچنے کی فکر نہیں ہے ہم لوگوں کو، جبھی تو سکون نہیں ہے ہم لوگوں کو۔ توبہ کر لیں گے سکون مل جائے گا، سچی توبہ کر لیں، پریشان نہ ہو۔ اللہ تعالیٰ نے مسلمانوں کو پریشان نہیں کیا ہے، اس کا طریقہ بھی بتا دیا ہے کہ سچی توبہ کر لیں۔ توبہ کیسے کریں گے؟ لڑکیوں کو دیکھ رہے ہیں توبہ توبہ توبہ، مولانا دیکھو کیا گندی گندی عورتیں جا رہی، تصویریں آ رہی ہیں، خود بھی دیکھ رہے ہیں، مولانا کو بھی دکھا رہے ہیں، کانوں کو انگلیاں لگا رہے ہیں یوں کر کے توبہ توبہ۔ ایک صاحب کو دیکھا نماز پڑھنے کے بعد، جیسی نماز ختم ہوئی توبہ توبہ توبہ، یعنی فلم میں دیکھ کے آئی نماز مسجد میں آ کے توبہ توبہ۔ ارے ایسے توبہ تھوڑی ہوتی، توبہ کی چار شرطیں ہیں۔ پہلی شرط ہے ان یقلع عن المعصیہ، اس گناہ سے الگ ہو جائے۔ ٹیلی ویژن جو گھر کے بڑے ہیں توڑ کے نکال دے، ٹی وی، موبائل جن کے اوپر پاس ہے کیمرے والا اور انٹرنیٹ والا موبائل، اور فیس بک کھلا ہوا ہے، یوٹیوب کھلا ہوا ہے، اور بار بار فیس بک کے اوپر لڑکیوں سے وہ شخص بات کرتا ہے اور سمجھتا ہے کسی کو پتہ ہی نہیں ہے۔ میرے شیخ فرما رہے اللہ تعالیٰ نے چار گواہ بنائے، چار گواہ، یہ فرشتے کرامن کاتبین، یہاں بچوں فرشتے بیٹھے ہیں، فرشتے یہاں پہ نیکیاں لکھتے ہیں اور یہاں پہ جو ہے برائیاں لکھتے ہیں۔ یہاں تو نیکی لکھ رہے ہیں کہ ماشاءاللہ مغرب کی نماز پڑھائی اور بیان کیا اور خوب چلے لگائے اور خوب ذکر کیا، تہجد اشراق پڑھی اور حج کیا، عمرہ کیا، اور یہاں پہ جو لکھ رہے ہیں الٹے ہاتھ پہ جو لکھ رہے ہیں، فیس بک پہ اکاؤنٹ کھولا ہوا ہے، بند ہی نہیں کرتے ہیں، گندی تصویریں دیکھتا ہے، جا کے فلمیں دیکھتا ہے، ڈرامے دیکھتا ہے، بیوی کی پٹائیاں کرتا ہے، بچوں کو یوں کر کے مارتا ہے زور زور سے، جائز نہیں ہے بچوں کو مارنا اتنی زور زور سے، چماٹے لگا رہے ہیں، منع ہے باقاعدہ، محدثین نے منع لکھا ہے بچوں کو چماٹ لگانا، منہ پہ مارنا منع ہے بچوں کو۔ تو یہ الٹے ہاتھ پہ فرشتہ لکھ رہا ہوتا ہے، الٹے ہاتھ پہ یہ گواہ بن رہے ہیں۔ اور یوم اذ تحدث اخبارها، اور یہ زمین جو ٹیپ ریکارڈ کر رہی ہے سب لوگ، زمین کے اوپر جو لڑکے گناہ کر رہے ہیں، جو لڑکیاں گناہ کر رہی ہیں، جو بوڑھے یا جوان کوئی بھی گناہ کر رہا ہے، میں بھی اگر گناہ کر رہا ہوں، یہ زمین ٹیپ ہو رہی ہے سب کچھ۔ اور فرشتے جو جس کتاب میں لکھ رہے ہیں وہ ایک ہماری کاپی بن رہی ہے، ایک ہمارا فائل بن رہی ہے، کاپی بن رہی ہے، وہ کسی کو نظر نہیں آ رہی، اللہ کو پتا ہے۔ وہ فرشتے لکھ رہے ہیں کہ اس نے یہ گناہ کیا، یہ گناہ کیا۔ اتنے سارے گواہ بن رہے ہیں کہ نہیں بن رہے؟ یہ ہاتھ پیر یہ ہمارے گواہ بن رہے ہیں۔ اللہ تعالیٰ بہت کریم ہے، کریم وہ ہوتا ہے جو نالائکوں پہ رحم کرتا ہے۔ تو اگر سچی توبہ جو کر لیتا ہے نا، اللہ تعالیٰ سارے گواہ مٹا دیتے ہیں ماشاءاللہ۔ زمین سے جو گواہ بنے ہمارے، اور جو فرشتوں نے لکھے، اور جو صحیفہ نامہ اعمال میں لکھے گئے، اللہ تعالیٰ سچی توبہ کر لیتا ہے، اے اللہ میں توبہ کرتا ہوں، اب گناہ نہیں کروں گا، اب داڑھی کو شیو نہیں کرواؤں گا، اے اللہ اب میں پردہ کروں گی، اب میں جو ہے بے پردہ نہیں گھوموں گی، فیس بک کا اکاؤنٹ ڈیلیٹ کر دوں گا یا کر دوں گی۔ عورتیں بھی آج کل اس میں ملوث ہیں، شوہر چلا گیا جاب کے اوپر اور شوہر نے بیوی کو موبائل دلایا ہوا ہے، یا پھر مگر اس پہ بیوی کے سختی نہیں کرنی، محبت سے سمجھائیں گے، یہ نہیں کہ طلاق دے دیں ایک دم سے، محبت کے ساتھ سمجھانا ہے کہ بیگم صاحبہ یہ ہم لوگ کہاں جا رہے ہیں، اگر ہم لوگ ہی فیس بک دیکھیں گے تو ہمارے بچوں کا کیا حال ہوگا، اگر ہم لوگ ٹیلی ویژن دیکھیں گے تو ہمارے بچے کہاں جائیں گے۔ قلب سلیم کی نشانی ہے، ہمارے بزرگوں سے سنی، اپنے شیخ سے سنی، کہ جو اپنے بچوں کو بھی نیک بنانے کی فکر کرتا ہے۔ بچے کیسے نیک بنیں گے جب ماں باپ ہی ٹی وی دیکھ رہے ہوں تو بچے کیسے نیک بنیں؟ صرف مدرسے میں ڈال دینا نیک بن جائیں گے کیا؟ مدرسے میں کتنے دن رہتے ہیں، کتنی دیر رہتے ہیں بچے ہمارے؟ پھر گھر بھی تو جاتے ہیں، چھٹیاں بھی تو ہوتی ہیں، رمضان شریف کی چھٹیاں ہوتی ہیں بچوں کی نہیں ہوتی؟ جب گھر جاتے ہیں تو گھر میں آ کے ویڈیو گیم بھی دیکھ رہے ہیں اور ٹوپی بھی اتر جاتی ہے، تو بچوں کی تربیت کون کرے گا؟ ماں باپ کریں گے۔ ماں باپ کی تربیت کیسے ہوگی؟ اللہ والوں کے پاس۔ اس لیے سب سے آسان طریقہ ہے، فضائل اعمال میں لکھا ہوا ہے، فضائل تبلیغ میں لکھا ہوا ہے، اللہ والوں کو تلاش کرنے میں کوشش کر۔ اور لکھا ہوا ہے اللہ والا کون ہوتا ہے؟ جو سنت اور شریعت پہ چلتا ہے، جو سنت پہ چلتا ہے، شریعت پہ چلتا ہے۔ جیسے پلیٹ کھانا کھا لیا، کھانا کھانے کے بعد پلیٹ چاٹنا سنت ہے بچوں، چاول کھائے، روٹی کھائی، سالن کھایا، چائے پی، تو پیالہ چاٹنا سنت ہے، اس کو کر کے چاٹ لیجیے۔ پیالہ جو ہے مغفرت کے لیے دعا کرتا ہے، اللہ تعالیٰ حضور صلی اللہ علیہ وسلم جی سنت آئے، یہ پیالہ جو ہے مغفرت کے لیے دعا کرے گا۔ اور جب کھانا کھانا ہو، ہاتھ دھو کے کھانا کھانا ہے، بسم اللہ الرحمن الرحیم پڑھ کے کھانا کھانا ہے، کھانا دسترخوان بچھا کے کھانا چاہیے، ٹیبل کے اوپر کھانا ہے ٹیبل پہ دسترخوان بچھا سکتے ہیں، بس سنت طریقہ ہے، نیچے بیٹھ کے کھائیں گے۔ اگر کسی کمر میں درد ہے ٹیبل پر کھا سکتا ہے، مگر ٹیبل پہ دسترخوان بچھا لے تاکہ جو ذرات گریں، رزق آسمان سے آتا ہے، ہماری کمائی سے نہیں، اللہ کے فضل سے ملتا ہے رزق۔ کمائی تو کرنا ضروری ہے، منع نہیں ہے، مگر کچھ لوگوں کو اللہ تعالیٰ غیب سے انتظام فرماتے ہیں، एक सच बात बता रहा हूं आप हजरात को, हम लोग यही चाहते हैं ना, हर कोई परेशान है, बच्चे की शादी नहीं हो रही, रिश्ता नहीं मिल रहा, जादू हो गया, टोना हो गया, इसकी वजह क्या है? इसकी वजह है कि अल्लाह की नाफरमानी जब करेंगे तो शैतानी अमाल होते हैं, फिर शैतान हमारे ऊपर सवार करके उल्टे सीधे वसवसे डालता है, उस आमिल के पास जाओ, उस आमिल के पास जाओ, उस पीर के पास जाओ, उस साईं के पास जाओ, उस ख्वाजा के पास जाओ, सबके पास जाओ, अल्लाह के पास क्यों नहीं जाते? हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि जब भी कोई परेशानी आए दो नफिल नमाज़े हाजत पढ़ लीजिए, सुन्नत तरीका है, फजाइल अमाल में भी लिखा हुआ है, हुजूर सल्लल्लाहु अलैहि वसल्लम की जब भी कोई परेशानी आती दो नफिल नमाज हाजत इमाम साहब से पूछ लीजिए, दुआए हाजत पढ़ के अल्लाह से रो रो के मांगे, ला इलाहा इल्लल्लाहुल हलीमुल करीम वाली दुआ पढ़े, उस सुन्नत वाली दुआ है कि कोई इलाह नहीं सिवाय अल्लाह के, यानी आमिलों भी इसमें कट गए, जो आमिल होते हैं ना हर वक्त जब देखे आमिल के पास जा रहे हैं, हजरत ये परेशानी वो परेशानी, सब परेशानियों का हल कुरान और हदीस में मौजूद है, जो कुरान की आयत पढ़ी थी, जो तकवा अख्तियार करेगा यानी गुनाह छोड़ देगा अल्लाह ताला उसको हर मुसीबत से इखराज दे देंगे, सारी परेशानियां दूर कर देंगे। आप हजरात समझ रहे हैं मेरी बात को? उर्दू समझ में आ रही है? माशाल्लाह, बयान तो कर रहा हूं मैं अपने नफ्स का भी जायजा लेना चाहिए कि बयान करने वाला खुद अमल कितना करता है। हम सबको भी अमल करना है, सबको अमल करके दिखाना है। मुसलमानों उठो बहरे अमल तैयार हो जाओ, नहीं ये वक्त गफलत का बस अब बेदार हो जाओ। गफलत का वक्त नहीं है, ये चूड़ियां पहनने का वक्त नहीं है, चूड़ियां तोड़ना है, यानी नफ्स की हराम ख्वाहिशात की चूड़ियां पहनी हुई हम लोगों ने। मौलवी साहब बोलते हैं बोलने दो, मैं वैसे मौलवी नहीं हूं, अल्लाह मौलवी बना दे, मौलवी मौला वाला, हैदराबादी हैदराबाद वाला, लखनवी लखनऊ वाला, तो निजामानी निजामानी गांव वाला है, तो मगर तो मौलवी मौला वाला, और हम चाहे वो जरूरी नहीं कि मदरसे वाला ही दीन पर अमल करेगा, सबको अमल करना है दीन के ऊपर, दाढ़ी सबको रखनी जरूरी है। क्या हाल है? खैर माशाल्लाह, कितनी अच्छी दाढ़ी रख ली है माशाल्लाह असदुल्ला के वालिद साहब की, सफेद दाढ़ी कितनी अच्छी लग रही है। अल्लाह ताला को सफेद दाढ़ी वालों पे अजाब देते हुए हया आती है अल्लाह ताला को, तो दाढ़ी रखने से अच्छे लगती है दाढ़ी माशाल्लाह। हुजूर सल्लल्लाहु अलैहि वसल्लम जी सुन्नत आए, और दो हुक्म है, दाढ़ी बढ़ाओ मूछें कतरवाओ। मूछों की रख के हम किसकी इत्तिबा कर रहे हैं भाई? हुजूर सल्लल्लाहु अलैहि वसल्लम की नकल करनी है हम लोगों को या दूसरे बरादरी वालों की नकल करनी है? हदीस में आता है जो लंबी लंबी मूछे रखेगा, लंबी लंबी जो मूछे रखते हैं ना, हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं सल्लल्लाहु अलैहि वसल्लम मेरी शफात नहीं मिलेगी उसको, हौजे कौसर पर नहीं आने दिया जाएगा। ये मौलवी की बात नहीं है, काली कमली वाली जो बात आ है, इसलिए कैंची से मशीन से बारीक कर लें, बिल्कुल बारीक कर ली जाए कैंची से। इन हक शवारिब हदीस में आते मूछों को बिल्कुल बारीक कर ली जाए कैंची से मशीन से, और दाढ़ी बढ़ा ली जाए। एक मुट्ठी हो, अपनी मुट्ठी हो, हजाम के बच्चे की ना हो, अपनी मुट्ठी हो, हिम्मत करके रख लें। डरने की क्या बात है, किससे डर रहे हैं हम लोग? हमें तो ऐसा मुसलमान होना चाहिए काफिर हमें देख के मुसलमान हो जाएं, ऐसे अखलाक हमारे होने चाहिए। हदीस में आता है अकमल मोमिन वो है जिसके अखलाक अच्छे हैं, ख्यार उसमें भी अच्छा वो है जो अपनी बीवी के साथ अच्छा है। यहां तो बड़े अल्लाह वाले बने रहेंगे, बीवी को सताया हुआ हम लोगों ने। हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं करीम शौहरों पे औरतें गालिब आती हैं, अगर हम लोग करीम शौहर हैं तो औरतें हम पे गालिब आई हैं तो कोई हरज नहीं है, और कमीने और बदअखलाक शौहर औरतों पर गालिब आ जाते हैं। वयग़लिबुहुन्ना लईमुन, और बदअखलाक और कमीने शौहर औरतों पर गालिब आ जाते हैं। और हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं मैं इस बात को पसंद रखता हूं कि चाहे करीम रहूं औरतें मेरे ऊपर गालिब रहें, और बदअखलाक और कमीना होकर औरतों में गालिब होना नहीं चाहता हूं। अब्दुल समी कहां चले गए? सोने का वक्त सोना चाहिए था। अच्छा, बहरहाल अल्लाह ताला मुझे भी ये शेर तो पढ़ दूं मैं, पर शेर रह गया था। सामने ऐसा खौफे कयामत रहे, सब गुनाहों से मेरी हिफाजत रहे, सब गुनाहों से मेरी हिफाजत रहे। और एक सुन्नत पे चलने का शेर है, मेरे शेख का शेर है, नक्शे कदम नबी के हैं जन्नत के रास्ते सल्लल्लाहु अलैहि वसल्लम, नक्शे कदम نبی کے ہیں جنت کے راستے اللہ سے ملاتے ہیں سنت کے راستے اللہ سے ملاتے ہیں سنت کے راستے صلی علی حبیبنا صلی علی محمد اللہم صل سب مل کے پڑھ لیے ہمارے ساتھ ہمارے مسجد میں بھی تاکہ درود شریف کی آوازیں آئیں صلی علی اچھا یہ لگائیں درود شریف پڑھنے سے 10 درجے بلند ہوتے ہیں 10 نیکیاں ملتی ہیں 10 گناہ معاف ہوتے ہیں ماشاءاللہ تو یہ جائز درود شریف یعنی سنت والا درود شریف ہے اس کو مزے لے کے پڑھ سکتے ہیں جھوم کے بھی پڑھ سکتے ہیں مگر اس میں شرک نہیں ہونا چاہیے مطلب اگر ہم یہاں سے ہم لوگ پڑھیں گے الصلاۃ والسلام علی رسول اللہ یہ تو صحیح ہے ابن ماجہ شریف میں آتا ہے کہ جب مسجد میں داخل ہوں تو بسم اللہ پڑھ لیں پھر صلاۃ والسلام پڑھیں الصلاۃ والسلام علی رسول اللہ پھر اللہم افتح لی ابواب رحمتک پھر اعتکاف کی نیت کر لیں تو دیکھیے اور جب روزہ مبارک کے سامنے حاضر ہوں گے حضور صلی اللہ علیہ وسلم کے روزے کے سامنے روزے مبارک کے سامنے تو پھر الصلاۃ والسلام علیک یا رسول اللہ پڑھیں گے حضور صلی اللہ علیہ وسلم اپنی قبر مبارک میں حیات ہیں ماشاءاللہ اور جب ہم یہاں سے درود و سلام بھیجتے ہیں تو فرشتے ہم لے جاتے ہیں درود و سلام اور بتا دیتے ہیں کہ فلاں نے درود و سلام بھیجا ہے اور جب روزے مبارک کے سامنے ہوتے ہیں تو حضور صلی اللہ علیہ وسلم پہچان جاتے ہیں کہ ماشاءاللہ میرے امتی آیا ہے تو جب ہمیں اللہ تعالیٰ ہمیں حج کی حاضری نصیب فرمائے مقبول عمرہ نصیب فرمائے کتنے حاجی جا رہے ہیں اس وقت ماشاءاللہ عمرے پہ جا رہے ہیں حج پہ جا رہے ہیں جن کا نکل آیا گورنمنٹ کے اندر یا بہت سے پرائیویٹ حج پہ جا رہے ہیں بہت ماشاءاللہ مبارک اللہ ہمیں بھی حج نصیب فرمائے اپنی رحمت سے مقبول حج نصیب فرمائے مقبول حج وہ ہوتا ہے جس میں گناہ نہ کرے انسان حج کے اوپر جا رہے ہیں اور ایئر ہوسٹس سے باتیں کر رہے ہیں بٹن دبا دبا کے بلا رہے ہیں بول رہے ہیں کاش یہ بٹن ہمارے گھر میں ہوتا ہم دبا دبا کے بیوی کو بلاتے رہتے بار بار بٹن ہوتا ہے نا جہاز کے اندر بٹن دباؤ تو ایئر ہوسٹس آتی ہے فضائی ماسی تو اس میں میرے شیخ کا شعر ہے فضائی ماسی کہتے ہیں جو ہوا کے اندر جو ماسیاں ہوتی ہیں ایروپلین اور جہاز کے اندر جو ماسی کام کرتی ہے نا تو ایئر ہوسٹس اس کے بارے میں بات ہو رہی ہے تو میرے شیخ اب فرما رہے ہیں اور حدیث شریف میں بھی یہ بات آتی ہے میں جہاں بھی رہوں جس فضا میں رہوں میرا تقویٰ ہمیشہ سلامت رہے میرا تقویٰ ہمیشہ سلامت رہے میں جہاں بھی رہوں گاؤں کے اندر رہوں یا امریکہ میں رہوں یا کینیڈا میں یورپ میں یا کراچی میں لاہور میں کتنی فحاشی والی جگہ رہوں مگر میرا تقویٰ سلامت رہے کیسے گھر سے ارادہ کر کے نکلنا ہے کہ مجھے ایک نظر بھی خراب نہیں کرنی نظر جھکا کے چلیں گاڑی چلا رہے ہیں نظر سامنے رکھیں ورنہ اگر ہم نے داڑھی کسی داڑھی والے نے ایک لطیفہ ہے داڑھی والے نے گاڑی لڑکی کے ٹھوک دی یا سائیکل لڑکی کے ٹھوک ایکسیڈنٹ ہو گیا اب لڑکی بولی ہے او ہو داڑھی رکھ کے عورتوں کو ٹکر مارتے ہو وہ بھی عجیب ملا تھا ملا داڑھی ہے کوئی بریک تھوڑی ہے داڑھی ہے کوئی بریک تھوڑی ہے مفتی عاشق الہی صاحب رحمتہ اللہ فرماتے تھے اذا ہسیتا فقط پھسیتا جو ہنس گیا سمجھو پھنس گیا ہمارے حضرت والا ہساتے بھی تھے ایک گاؤں میں جو ہے گاؤں میں عجیب عجیب مسئلے عورتیں بنا لیتی ہیں خامہ خائی مفتیان کرام سے پوچھ کے چلنا چاہیے مفتی صاحب کا نمبر اپنے پاس رکھیں ورنہ مجھ سے لے لیجئے 9 نمبر مدرسہ ہے مظاہر العلوم کے اندر ان کا نمبر لے لیں اور ہمارے پاس بھی مفتیان کرام کا نمبر ہے جو مسئلہ سمجھ میں نہیں آئے یہ نہیں کہ کھیلے والے جو داڑھی والا اس سے مسئلہ پوچھ لیا ہر کسی سے مسئلہ پوچھ لیا مفتی صاحب سے مسئلہ پوچھنا چاہیے فاسألوا اہل ذکر ان کنتم لا تعلمون اہل ذکر علماء سے پوچھو اللہ والے علماء سے اگر تمہیں جو جاہل لوگ ہیں جو عالم نہیں رکھتے وہ علماء مفتیان کرام سے پوچھنا چاہیے ان لوگوں کو تو ایک عورت تھی گاؤں کے اندر یہ مشہور تھا کہ اگر شوہر کا نام لے لیا جائے تو نکاح ٹوٹ جاتا ہے اس کے شوہر کا نام رحمت اللہ تھا کیا نام تھا رحمت اللہ تو جب وہ نماز پڑھتی تھی تو سلام کرتی تھی اس طرح السلام علیکم منے کے ابا السلام علیکم منے کے ابا وہ رحمت اللہ نام نہیں لیتی تھی یہ ہمارے حضرت والا لطیفہ سناتے تھے ہنسنا برا نہیں ہے ہنسنا وہاں برا ہے جو ٹی وی کے سامنے ہنس رہے ہوتے ہیں ہمارے حضرات تھوڑا ہنسا بھی دیتے تھے حضور میں نے پہلے بھی یہاں پہ بیان کیا اس بارے میں کہ خود حضرت عائشہ صدیقہ رضی اللہ تعالیٰ فرماتی ہیں ماشاء اللہ اس فقیر نے بھی عمل شروع کیا جب سے پتا چلا اللہ تعالیٰ نے مجھے توفیق عطا فرمائی جب اپنے شیخ سے سنا اور بہت سے لوگوں نے عمل کیا گھر جنت بن گیا حضرت عائشہ صدیقہ رضی اللہ تعالیٰ نے فرماتی ہیں کہ حضور صلی اللہ علیہ وسلم جب بھی گھر میں تشریف لاتے تھے تو مسکراتے ہوئے چہرے سے آتے تھے ماشاء اللہ تو ہم لوگ جب گھر میں جائیں تو مسکراتے ہوئے چہرے سے جائیں ان شاء اللہ ساری ٹینشن ڈپریشن سب ختم ہو جائے گی یہ دین میں دیکھیے مسکراہٹ بھی ہے जब हंसता हुआ किसी को हंसता हुआ देखो तो दुआ दो अल्लाह तुम्हें मुस्कुराता हुआ रखे. टेप हो रहा है ना ये? शाबाश. तस्वीर तो नहीं है? हाँ, तस्वीर खींचना जायज नहीं है बच्चों. बच्चों को बताना पड़ता है, बड़े तो समझ जाते हैं, छोटे बच्चे खींच नहीं तस्वीर. तस्वीर से कोई फायदा भी नहीं है. हुजूर सल्लल्लाहु अलैहि वसल्लम तस्वीरें नहीं खिंचवाते थे, सहाबा किराम तस्वीरें नहीं खिंचवाते थे. आए हुए और कैमरामैन आए हुए, छक छक तस्वीरें खिंच रही है, छक छक छक छक. तस्वीरों से क्या होगा? उनकी जो बातें उन पर अमल क्यों नहीं करते हम लोग? जो सच्चे आलिम होते हैं ना, अल्लाह वाले आलिम, मुत्तकी आलिम, जो नजर बचाने वाले अच्छे अखलाक वाले, वो तस्वीरें नहीं खिंचवाते हैं उनकी बातों. और आलिम अंबिया के वारिस होते हैं, अंबिया के वारिस हुजूर सल्लल्लाहु अलैहि वसल्लम की बात आगे बता के चले जाते हैं वो लोग. हमें अमल करना है. अगर हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने पूछ लिया कि निजामानी गांव में उलमा आए थे, मशाइख आए थे, उन्होंने दाढ़ी का मसला बताया था, तुमने क्यों अमल नहीं किया? अब हुजूर सल्लल्लाहु अलैहि वसल्लम थोड़ी यहां निजामानी गांव तशरीफ लाएंगे, उनके वारिसीन तशरीफ लाएंगे, उलमाए कराम मशाइख तशरीफ लाएंगे. वो बताएंगे कि भाई दाढ़ी रखना जरूरी है, टीवी घर से निकालना चाहिए, गाने नहीं सुनने चाहिए. हम अमल नहीं करेंगे, हौज़े कौसर से हुजूर सल्लल्लाहु अलैहि वसल्लम पानी पिला रहे होंगे, पकड़िएगा, मुबारक हाथों से पानी पिला रहे होंगे. और जब नजर झुकी होगी, जब नजर उठेगी और हम पर पड़ेगी और पूछ लिया कि तुम्हें मेरी शक्ल में क्या खराबी नजर आई कि तुमने दाढ़ी को शेव करवा के इतने मुबारक बालों गटर लाइन में मिलाया, और तुमने क्यों अपने घर के अंदर टेलीविजन रखा हुआ था, शादी ब्याह में गाने क्यों बजाए तुम लोगों ने, माइयों मेहंदी क्यों की, तस्वीरें मूवियां क्यों बनवाई, क्या जवाब देंगे उस वक्त? सवाल होगा कि नहीं, पैसा कहां से कमाया, कहां खर्च किया? क्या जवाब देंगे? हलाल कमाया, खर्च किया हमने माइयों में, मेहंदी में, और टेलीविजन के ऊपर, केबल चैनल्स के ऊपर, और फेसबुक के, इंटरनेट के कनेक्शन के ऊपर खर्च किया हमने. उसको जवाब देना पड़ेगा. जवानी कहां फिदा की हम लोगों ने, लड़कियों पे या लड़कों पर या गंदी तस्वीरों के अंदर? आज तो बूढ़े बूढ़े लोग हो जाते हैं क्योंकि समझते हैं कोई पकड़ ही नहीं हमारी. और बहुत से लोग ये समझते हैं, मुझे भी ये गलत फहमी थी, कोई मसला नहीं, जिना करो, बदफेली करो, शराब पियो, अरे कोई मसला नहीं, नमाज छोड़ दो, कुछ अजाब अजाब नहीं आता. ये फालतू की बातें हैं, अजाब दिल पर आता है. ये कहां मौलाना जियाउर रहमान, इतने कहां बच्चों को देख रहे हैं आप? शेख को देखें, बच्चों को मत देखें, इस तरह घूर के देखना सही नहीं है. शेख को देखें, वहां कहां देख रहे हैं? नफ्स का कुछ भरोसा है क्या? भरोसा कुछ नहीं इस नफ्स से अम्माना का, ए जाहिद फरिश्ता भी हो जाए इससे बदगुमा रहना. क्योंकि छोटे लड़कों को इस तरह देखना बार बार अच्छी बात थोड़ी है. कोई जवान बैठा हो बगैर दाढ़ी वाला, उस पर नजर पड़ जाए, उस पर दिल आ जाए, फिर इतनी दूर से कराची से हम लोग आए हुए हैं. लड़कों से भी एहतियात करनी चाहिए, ऐसे हसीन लड़कों से. और मेरे शेख उनसे बचते थे, नफ्स का कुछ भरोसा थोड़ी है. कितने दाढ़ी वाले ऐसे पकड़े गए, आप हजरात भी वाकया सुनते रहते होंगे, क्योंकि नफ्स पे भरोसा कर लिया, अल्लाह वालों का साया नहीं था, अल्लाह वालों से ताल्लुक नहीं था, तो बस खुद ही चलते रहते हैं. और फिर जब साया नहीं होता, फिर गिर जाता है इंसान. अल्लाह वालों की सोहबत से इंसान बचा रहता है. देखिए, हुजूर सल्लल्लाहु अलैहि वसल्लम की सोहबत में सहाबी बैठते थे ना, उनका लकब सहाबी है भाई. सहाबी यानी कोई मुफस्सिर था, कोई मुजाहिद था, कोई हुजूर सल्लल्लाहु अलैहि वसल्लम के दर पे पड़ा रहता था, सहाबी लगा मिला सोहबत में बैठने वाले. और सहाबियात जो हुजूर सल्लल्लाहु अलैहि वसल्लम की सोहबत में पर्दे से आवाज के जरिए सहाबियात हुई, जैसे ईमान की हालत में जिन्होंने, जिन औरतों ने हुजूर सल्लल्लाहु अलैहि वसल्लम की आवाज सुन ली, वो सहाबियात हो गई. तो सोहबत की फायदा हुआ कि नहीं हुआ? नेक सोहबत नेक बना देती है, बुरी बुरी बना देती है. तो हम लोग नेक सोहबतों का एहतमाम करें. नेक कौन होता है? जो औरतों से बचता है, जो नमाजें मस्जिद में पढ़ता है, जो आमिलों के चक्करों में नहीं घूमता. ये आमिल नहीं, हजरत फरमाते आमिलों को छोड़ो, कामिल को पकड़ो. हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, जादू का इलाज, काले जादू का इलाज, जिनों का इलाज, असरात का इलाज, सबका इलाज तीनों कुल के अंदर है. तीनों कुल पढ़ लें फजर के बाद, मगरिब के बाद, कुल हुवल्लाहु अहद, कुल आऊज़ु बिरब्बिल फलक, कुल आऊज़ु बिरब्बिन नास, तीन तीन दफा फजर के बाद, मगरिब के बाद. बच्चे भी पढ़ लिया करें. तो कोई जिन्नात, कोई असरात, कोई असर नहीं करेंगे मेरे, यानी हजरत वाला के इतने मुतालिकीन है सुबह, और जो भी पढ़ते हैं, जो तबलीगी जमात से ताल्लुक है, मदरसे से, अल्लाह वालों से ये पढ़ते हैं, उन पर कोई असरात वगैरह थोड़ी होते. शैतान तो हर जगह ही, शैतान के भी खानदान होते हैं. वो उसके ऊपर शैतान आता है जो बार बार गुनाह कर लेता है. अब गुनाह कर से दिल में अंधेरा आ गया ना, अंधेरे की वजह से अब शैतान ने चमगादड़ की तरह हमला कर दिया और बोले बस बस डालने लगा, ये जादू हो गया, टोना हो गया. तौबा कर लेंगे, सारे हमले खत्म हो जाएंगे शैतान के. अभी तौबा कर लें. एक तो मुत्तकी शख्स के लिए फजीलत है, उसको ऐसी उसके सारे काम आसान हो जाते हैं. एक तौबा वाले के लिए फजीलत है, जो इस्तिग़फ़ार को लाजिम पकड़ लेता है, सच्ची तौबा करता रहता है. अगर गुनाह नहीं छूटते, चले अच्छा लड़कियों को देखना नहीं छूट रहा हमसे, टीवी देखना नहीं छूट रहा, तौबा तो कर ले. अल्लाह मैं टीवी देखता हूं, मुझे पता है गुनाह है, इतनी उम्र हो गई, 50 साल हो गए, 40 साल, 30 साल, 15 साल, 20 साल टीवी देखते देखते हो गए, छूट नहीं रहा. अल्लाह तौफीक दे दी मैं टीवी छोड़ दूं. अल्लाह 10 साल हो गए फेसबुक का अकाउंट खोला है, 5 साल हो गए मैं ये जालिम छूट नहीं रहा, मुझे ऐसी लत लग गई, उस लड़की से प्यार हो गया. प्यार तो अल्लाह से होना चाहिए, लड़के लड़की से होना चाहिए. اور اس سے کچھ ملنے والا بھی نہیں حضرت فرماتے ہیں کمر جھک کے مثلے کمانی ہوئی وہ جو لڑکی ہے 16 سال کی کمر جھک جائے گی نانی بن جائے گی اور لڑکا ہے نانا بن جائے گا کمر جھک کے مثلے کمانی ہوئی کوئی نانا ہوا کوئی نانی ہوئی ان کے بالوں پہ غالب سفیدی ہوئی کوئی دادا ہوا کوئی دادی ہوئی کوئی دادا بن گیا کوئی دادی بن گئی کوئی خالہ بن گئی کوئی خالو بن گیا تو اس لیے ان لڑکیوں سے دل لگانے سے کچھ نہیں ملنے والا حضرت والا کا یہی جو ہے ٹاپک ہوتا تھا اور موضوع ہوتا تھا پوچھتے ہیں آپ کا موضوع کیا ہوگا میرے شیخ کا موضوع ہوتا تھا لڑکیوں سے نظر بچا کے لیلا سے بچ کر مولا سے مل جانا لیلاؤں سے بچ کے فوراً مولا مل جاتا ہے جتنے اس وقت کے بڑے بڑے اولیاء اللہ آپ دیکھ لیں گے آپ جس کے پاس درد دل ہے جس کی صحبت میں نور ہے جو اخلاص والے ہیں وہ سب نظر بچانے والے لوگ ہیں سچے لوگ نظر بچاتے ہیں اپنی ان کو اللہ تعالیٰ ایک نور عطا فرماتے ہیں ایک نور فارق دیتے ہیں حدیث قرآن شریف میں آتا ہے اس کو جائز ناجائز کی تمیز ہو جاتی ہے جو تقویٰ سے رہے گا نا اللہ تعالیٰ دل میں ایک نور دیتے ہیں باقاعدہ آسمان سے دل میں نور آتا ہے اس کو پتہ چلتا ہے ابے یار یہ تو صحیح بات نہیں لگ رہی مجھے نور فارق حضرت عمر فاروق رضی اللہ تعالیٰ عنہ تھے نا ان کو حق اور باطل میں تمیز دی تھی اللہ نے ایسی زبردست ان کو اللہ تعالیٰ نے ماشاء اللہ سنت کی برکت سے حضور صلی اللہ علیہ وسلم کی صحبت کی برکت سے ایمان دیا تھا کہ کتنے لاکھ مربع میل انہوں نے جو ہے پہ حکومت فرمائی انہوں نے سنت کی وجہ سے کوئی ایٹم بم کی وجہ سے کیا ایٹم بم بنا سکتے ہیں منع نہیں ہے وہ ایٹم بم بنانے کے بعد اس کے لیے بٹن دبانا ہے بٹن دبانے کی ہمت ہی نہیں ہے کیونکہ یہودیوں سے ڈرا ہوا ہے سنت پہ نہیں چل رہا کیوں ڈرا ہوا ہے کیونکہ سنت پہ نہیں چل رہا نا یہودیوں کے طریقوں پہ چل رہا ہے اصل تو یہودیوں کے طریقوں کو چھوڑنا ہے کافروں کے طریقوں پہ پھر انشاءاللہ ہمیں سکون مل جائے گا اب حضرت والا کی نعت شریف سنا دیتا ہوں مدینہ مدینہ مدینہ مدینہ بڑا لطف دیتا ہے نام مدینہ یہ صبح مدینہ یہ شام مدینہ مبارک تجھے یہ قیام مدینہ سکون جہاں تم کہاں ڈھونڈتے ہو سکون جہاں ہے نظام مدینہ سکون کہاں تلاش کر رہے ہیں سکون ہے نظام مدینہ کے اندر سر کے بالوں سے پیروں کے ناخن تک اپنے جسم کے اوپر نظام مدینہ کو نافذ کر دیجئے سکون مل جائے گا ہم لوگوں کو اور گھر کے اندر جو گھر کے بڑے ہیں جس طرح جیسے مسجد جن لوگوں نے مسجد میں پیسہ لگایا ایک روپیہ بھی لگایا وہ صدقہ جاریہ ہوگا قیامت تک صدقہ جاریہ رہے گا یہ اتنی پیاری مسجد ماشاءاللہ بنائی جس نے بنوائی ہے بنائی ہے اس نے حصہ لیا اللہ سب کو جزائے خیر دے مگر اسی طرح گناہ جاریہ بھی ہوتا ہے اپنی بیٹی کو ٹیلی ویژن جہیز میں دیا تو جب تک وہ بیٹی ٹی وی دیکھتی رہے گی مرنے کے بعد بھی گناہ ملتا رہے گا اب بتائیے ٹی وی کا گناہ مرنے کے بعد بھی ہوا کہ نہیں ہوا ہم مر گئے ہمارے بعد ٹی وی سب دیکھ رہے ہیں گناہ مل رہا ہے ہم لوگوں کو اس لیے سچی توبہ کر کے ٹی وی توڑ کے گھر سے نکالیں اور پھر اس کا طریقہ کیا ہوگا پھر اس کے بعد اپنے بیوی کو اپنے بچوں کو سچوں کی صحبت میں لے کے جائیں کراچی میں آئیں حیدرآباد میں ایسے بیانات ہوتے ہیں شرعی پردے سے بیان ہوتے ہیں ماشاءاللہ عورتوں کے ہر ہفتے ہوتا ہے بیان بڑے بڑے علماء کرام کا تو وہاں پہ اپنے بچوں کو لے کر آئیں انشاءاللہ چھوٹے بچوں پہ بھی اثر ہوتا ہے اللہ والوں کی صحبت کا چھوٹے چھوٹے بچے جو ہیں ان پہ اثرات ہوتے ہیں آپ کو سچ بات بتا رہا ہوں میرے شیخ ہیں حضرت شاہ فیروز عبداللہ میمن صاحب دامن رکاتہ عالیہ یہ اتنے چھوٹے چھوٹے بچے ہیں نا کیونکہ میرا بھی بچہ ہے اس لیے بچوں کی بار بار بات کر رہا ہوں چھوٹے سے بچے 4 سال کے 5 سال کے 3 سال کے 2 سال کے وہ بھی جو ہے ٹوپی پہن کر آتے ہیں کرتا پہن کر آتے ہیں اور ماشاءاللہ کہیں 3-4 سال کا بچہ یا بچی ایک جگہ گئے ہاسپٹل میں ٹیلی ویژن چل رہا تھا اس کی بچی نے کیا کہا اس کی چھوٹ 4 سال یا 5 سال کی بچی تھی نظر جھکا کے بیٹھی رہی بولی چھی چھی چھی چھی ٹیلی ویژن چھی چھی چھی چھی اس کے امی ابو نے سکھایا تھا نا چھی چھی ہم نے کیا سکھایا ہے اپنے بچوں کو خود بھی موبائل لیا ہوا ہے بچوں کو بھی موبائل دیا ہوا ہے کہ ویڈیو گیم کھیلتے رہو ویڈیو گیم کھیل کھیل کے پھر وہ تصویریں بھی دیکھ رہا ہے میموری کارڈ کے اندر تصویریں ڈال کے دیکھ رہا ہے مگر اس میں علاج کیسے کیا جائے گا بچوں کا ان کے اللہ کی محبت سکھائی جائے گھر کے اندر بیٹھ کر اس کا طریقہ سن لیجئے یہ نہیں کہ بچے سے موبائل چھین کے اور جلدی سے چماٹے لگائے اس کو دو گھونسے لگائے اس طرح تو وہ کہیں اور جا کے دیکھ لے گا اس کے اندر اللہ کی محبت پیدا کی جائے گی تبلیغی جماعت کے ساتھ اس کو بٹھایا جائے اور جو نیک عورتیں وہ نیک بچی نیک عورتوں میں بیٹھیں اور جو ہے گھر کے اندر روزانہ 100 دفعہ لا الہ الا اللہ کی تسبیح پڑھ لیا کریں بچوں کو بٹھائیں اپنی فیملی کو بٹھائیں اور تسبیح نکال کر حدیث میں آتا ہے جو 100 دفعہ لا الہ الا اللہ پڑھے گا قیامت کے دن اللہ تعالیٰ اس کا چہرہ چودھی رات میں جیسے چاند چمکتا ہے ویسے چمکا دیں گے بتا دیجیے گا وقت جب ہو جائے تو 8:30 بجے نکلنا ہے یہ دیکھیے تسبیح حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ کے پاس وہ ہوتی تھی धागा होता था उसमें गिरहें बंधी रहती थी तो उस पे वो गिनते थे तो उस तरह तस्बीह रखना सुन्नत से साबित है। शेख अब्दुल कादिर जिलानी बड़े पीर साहब थे उनके पास भी तस्बीह होती थी, सब औलिया अल्लाह के पास भी तस्बीह होती थी। आजकल वो आले बट ठक ठक वो आजकल मॉडर्न जमाना आ गया तो ठक ठक तस्बीह आ गई, उसमें मजा नहीं आता, इसका मजा अलग है। अल्लाह वालों के पास ये तस्बीह होती थी इस तरह करके, एक ठक ठक वाली भी आ गई वो भी सही है मगर इसका मजा अलग है, देसी मजा जो है ना उसका मजा अलग होता है। तो 100 दफा बच्चों को बिठाएं, फैमिली को बिठाएं, अपनी बीवी को और अपने बेटी को बिठाया, बच्चों को बिठाया, बोलो आओ बच्चों आओ हम सब मिलकर जिक्र करते हैं रोजाना। 50 दफा कर लें, 30 दफा कर लीजिए इस तरह करके, ला इलाहा इल्लल्लाह, ला इलाहा इल्लल्लाह, ला इलाहा इल्लल्लाह, ला इलाहा इल्लल्लाह, ला इलाहा इल्लल्लाह, ला इलाहा इल्लल्लाह, ला इलाहा इल्लल्लाह, ला इलाहा इल्लल्लाह, ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह सल्लल्लाहु तआला अलैहि वसल्लम। हदीस शरीफ में आता है जो 100 दफा ला इलाहा इल्लल्लाह पढ़ेगा, आप रक्शे में जा रहे हैं, बाइक पे जा रहे हैं, तस्बीह नहीं है वैसे ही पढ़ते हुए चले आए, 100 दफा पढ़ेगा, हदीस में आता है, फजाइल अमान में भी लिखा है फजाइल जिक्र में, उसका चेहरा कयामत के अल्लाह ताला जैसे चौधरी रात में चांद चमकता है ना वैसा चमका देंगे अल्लाह ताला। तो हम देखने भी आएंगे इंशाल्लाह चौधरी का चांद, बता रहे थे निजाम ये असदुल्ला कि यहाँ जब चौधरी का चांद होता है तो पूरे गाँव में रोशनी होती है। और इतने बड़े आलिम और मुफस्सिर आजम, अरबी जबान की सबसे बड़ी मुफस्सिर तफसीर लिखने वाले तफसीर रूहुल मानी मुफ्ती बगदाद, वो चांद की रोशनी में पढ़ा करते थे माशाल्लाह। और उनसे अल्लाह ताला ने दुनिया की सबसे बड़ी तफसीर अरबी जबान की लिखवाई, चांद की रोशनी तो आपने यहाँ देखी होगी। तो जैसे चांद चमकता है चौधरी रात का, जो 100 दफा ला इलाहा इल्लल्लाह पढ़ेगा कयामत के अल्लाह ताला उसका चेहरा ऐसे चमका देंगे कयामत के दिन उस वक्त। तो ये 100 दफा ला इलाहा इल्लल्लाह पढ़ेंगे फिर क्या होगा, दिल में नूर आएगा, जिक्र करने से दिल में नूर आएगा। एक तो ये जिक्र है ला इलाहा इल्लल्लाह ला इलाहा, ठीक है, और एक आशिकाना जिक्र है इस तरह थोड़ा सा झूम के ला इलाहा इल्लल्लाह, ज्यादा झटके नहीं मारने वरना गर्दन टूट सकती है, आजकल कमजोरी का जमाना है, यूं करके ला इलाहा इल्लल्लाह, अब गर्दन टूट गई तो फिर अच्छा इल्लल्लाह पे ज्यादा जोर मारते हैं कि अल्लाह मिल जाए, ला इलाहा पे नहीं, ला इलाहा पे हल्का सा, इल्लल्लाह पे जोर से झटका मारेंगे पहले ला इलाहा तो निकले हमारा, जब ला इलाहा पहले ला आता है पहले ला निकलेगा। भाई हंसना बुरा नहीं है आपको, मैं बड़े बड़े उलमा की जूतियों में बैठा हूँ अल्हम्दुलिल्लाह, सब माशाल्लाह सबको मैंने देखा हंसते हुए मुस्कुराते हुए माशाल्लाह। एक बुढ़िया आई या रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम कि मैं जन्नत में जाऊंगी, हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमाया नहीं तू जन्नत में ही जाएगी, रोने लगी। मैं इसको अक्सर अर्ज करता हूँ औरतों को रोने का बहुत शौक होता है, जहां कोई ऐसी बात हो गई रोना शुरू कर देती हैं, मायूस हो जाती हैं। मायूस होने की जरूरत नहीं है, मर्दों को भी मायूस होने की जरूरत नहीं है, आजकल डिप्रेशन का मरीज कितने हो गए, आजकल डिप्रेशन टेंशन हर वक्त गुस्सा आता रहता है। एक बहुत प्यारी हदीस शरीफ है, मुझे इस पर बड़ा फायदा हो रहा है, इतने लोगों को फायदा हुआ, मैंने बहुत से लोगों को मैसेज भी किया कि हदीस में आता है जिसको गुस्सा आता है, आना बुरा नहीं है, वल काज़िमी गैज़ जो अपने गुस्से को पी जाते हैं, जिसको गुस्सा आया पूरी कुदरत रखता था कि मुझसे छोटा बीवी छोटी है, बहन छोटी है, भाई छोटा है और जो है छोटे बच्चे हैं, दिल चाह रहा है गुस्से में पिटाई ठुकाई कर दूं। हदीस में आता है जिसको गुस्सा आया और गुस्से की पूरी कुदरत रखता था वो कि उसको गुस्से में पिटाई कर दे नाफिस कर दे गुस्सा, मैं उसने सारा पी लिया, सारा गुस्सा पी गया वो अंदर अंदर अंदर पूरा पी गया, तो अल्लाह ताला हदीस में आता है उसके दिल को अमन से भर देंगे, उसके दिल में सुकून आ जाएगा, मजे का सुकून आ जाएगा, अमन से और ईमान से भर देंगे, उसका दिल ईमान वाला हो जाएगा माशाल्लाह। तो कह दीजिए इतने मजे ले लेके बता रहा हूँ आप हजरात को गुस्सा आता है कि नहीं आता, गुस्सा आता है, बीवी बच्चों पे गुस्सा आता है, भाई दाल ठंडी कर दी, चाय ठंडी बना दी, चाय में शक्कर की जगह नमक डाल दिया गलती से बेगम साहिबा ने, आप उस पर गुस्सा कर रहे हैं, खाना वक्त पे नहीं दिया, स्त्री नहीं की, गुजराती जबान में बीवी को भी स्त्री कहते हैं तो स्त्री नहीं की उसने, उस पर मार रहे हैं उसको, गुस्सा कर रहे हैं, तो माफ कर दीजिए भाई, वक्त पे खाना नहीं दिया, उठी नहीं, सोती रह गई बिचारी, चार चार बच्चे हैं वो बिचारी संभाल रही है, अगर एक दिन नहीं उठी तो आप गुस्सा क्यों करते हैं, अंडा नहीं बना के दिया तो आपने डंडे क्यों लगाए फरमाते हैं वो बीवियां उससे खुश रहती हैं जो अंडा खिलाता है मिरंडा पिलाता है और डंडे नहीं लगाता बीवी को हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं हज़रत उमर रज़ी अल्लाह अन्हु घर में दाखिल हुए, सारी बीवियां जो थी अज़वाज मुतहररात وہ خاموش ہو گئیں پھر حضور صلی اللہ علیہ وسلم جب گھر میں داخل ہوئے تو سب نے باتیں شروع کر دیں تو فرمایا کہ ہمارا پالا رحمت للعالمین صلی اللہ علیہ وسلم سے پڑا ہے اس لیے جب بھی ہم لوگ گھر جائیں تو بیوی ہم سے ڈر نہ جائے بچے ڈر نہ جائیں کہ مولوی آ گیا بڑا غصے والا بلکہ سب خوش ہو رہے ہیں ابو آئے ہیں ماشاءاللہ ڈیڈی آئے ہیں پاپا آئے ہیں ہمارے ابا آئے ہیں ہمارے بابا آئے ہیں خوش ہو جائیں سب لوگ ایسے اخلاق ہونے چاہیے ہمارے تو ان شاء اللہ تعالیٰ پھر لوگ قریب آئیں گے بیوی بھی خوش ہو جائے گی کہ ماشاء اللہ اس نے بہت اچھا مولوی ہے تو بہت پیارا ہے یہ تو ہے جو غصے کو پی جاتا ہے سختی نہیں کرتا میرے اوپر تو جب غصے پی جائیں گے دل میں اللہ تعالیٰ ایمان دے دیں گے اور امن عطا فرما دیں گے سکون عطا فرما دیں گے سکون چاہیے نا ہم لوگوں کو دل پریشان ہے پریشانی دل کے اندر آتی ہے کیونکہ ہم لوگ اخلاق خراب کر رہے ہیں کیونکہ ہم لوگ غصہ کر رہے ہیں اور کیونکہ ہم لوگ بد نظری کر رہے ہیں بد نظری کی وجہ سے بھی سکون چھن جاتا ہے اور غصے کی وجہ سے اور جس نے اگر غصہ کر دیا کافروں سے جب جہاد ہوگا جب تو غصہ کرنا ہوگا اسی طرح دل چاہ رہا ہے لڑکی کو دیکھنے کا فلمیں دیکھنے کا اتنا عرصہ ہو گیا فلم نہیں دیکھی اتنا عرصہ ہو گیا فیس بک کا اکاؤنٹ ڈی ایکٹیویٹ کیا ہوا تھا یعنی اس کو تھوڑا سائٹ پہ رکھا ہوا تھا اب دل چاہ رہا ہے یار فیس بک کا اکاؤنٹ دیکھوں تو کس لڑکی نے مجھے میسج کیا ہے دوبارہ کھول لیا اس کو تو دل چاہنے پہ تھوڑی عمل کرنا وہ نہ نفس عن الہوا جس نے اپنی حرام خواہشات کو روکا خواہشات ہوں گی پھر اس پر عمل نہیں کرنا ہے بہت سے لوگ سمجھتے ہیں خواہشات ہی نہ ہوں اللہ تعالیٰ نے خواہشات رکھی ہیں غصہ کا دل چاہے گا گندے تقاضے دل کے اندر آئیں گے گندے تقاضے آئیں گے پانی ہے مگر اس پہ عمل نہیں کرنا دل تو سب کا چاہتا ہے کیونکہ کافروں کے انہیں میڈیا پہ بڑی محنتیں کی ہم نے دلوں پہ محنت نہیں کی بس اپنے آرام میں لگے رہے گھروں سے نکلے نہیں ہم لوگ یا تبلیغی جماعت میں نکلے نہیں یا اللہ والوں کے ساتھ کبھی نکل کے دیکھیں اور یا تو تاکہ پھر ہمیں بھی ہمارے دل میں بھی تو چوٹ لگے اس سے بہت مجاہدہ ہوتا ہے اللہ کے رستے میں نکلنے سے بہت فائدہ ہوتا ہے دین پھیلانے کے لیے نصرت بھی کرنی چاہیے یا نصرت نہیں کر سکتے تو جو دین پھیلا رہے ہیں ان کے ساتھ تھوڑا وقت دے دیجئے وہ کھا تھوڑی جائیں گے مولوی کھا جائے گا بہت ضرور مولوی بڑا نفرت کرتا ہے ایسا نہیں ہے ہم لوگ آپ کے گاؤں میں آئے ہوئے ہیں آ کے ملے ہمارے ساتھ کوئی مسئلہ تھوڑی ہے ہم کوئی آپ کو ہی تھوڑی کہیں گے تم نے ٹی وی کیوں رکھا ہوا ہے تم نے داڑھی کیوں نہیں رکھی ہوئی تم گانے کیوں سنتے ہو ایسے تھوڑی ہوتا بس بیان میں کہہ دیا کسی سے کوئی اللہ والا ہے ان کا غلام نفرت تھوڑی کرتا ہے جو آپ لوگ عاملوں کے پاس جاتے ہیں ہم لوگ بھی حضرت والا بھی ہمارے شیخ وظیفے ہی بتا دیں گے آپ کو اور ان شاء اللہ تعالیٰ اگر کوئی مسئلہ ہوا تعویذ وغیرہ بھی بتا دیں گے مگر یہ کام ہم لوگ کرتے نہیں ہیں مگر کسی کی مجبوری بہت زیادہ ہو تو بتا دیں گے اس میں کوئی مسئلہ تھوڑی تاکہ غلط عاملوں سے تو ہم لوگ بچ جائیں اہل حق سچے لوگوں سے تو ہم لوگ جڑ جائیں ان کے غلاموں سے ہی جڑ جائیں اپنی طرف میرا اشارہ نہیں یہاں پہ میرے شیخ کے اور بھی لوگ آتے رہتے ہیں ان کی طرف اشارہ کر رہا ہوں اور بھی سچے لوگ ہیں علماء کرام ہیں ماشاءاللہ بڑے بڑے علماء ہیں آپ ان کے مجھ سے ایڈریس لے لیجئے ان سے ملاقات رکھیں علماء سے کبھی دور نہیں ہونا چاہیے ہم لوگوں کو جو علماء سے دور ہوا وہ اللہ تعالیٰ سے دور ہو جائے گا اور حضور صلی اللہ علیہ وسلم سے دور ہو جائے گا وہ شخص کیونکہ علماء تو انبیاء کے وارث ہوتے ہیں بھائی ایک مسئلہ اور بتا دیتا ہوں سب بچے آپ لوگ بھی دیکھ لیں پکڑ لیجیے گا پانی کی ضرورت نہیں ہے یہ بہت پہلے ہی بتایا تھا اس سے بڑا فائدہ ہوتا ہے بتانے سے فائدہ ہو جاتا ہے اور حضور صلی اللہ علیہ وسلم کا فرمان ہے دیکھیے یہ ٹخنے کے لاتے ہیں بچوں یہ شلوار یہ ٹخنے ہیں یہ ٹخنے بخاری شریف میں آتا ہے اوپر سے جو لباس آ رہا ہے ما اسفل من الکعبین من الازار فی النار مردوں کے لیے حکم ہے اوپر سے جو لباس آ رہا ہے اسے ٹخنے چھپیں گے وہ جہنم کی آگ میں جلے گا تو جب ہم لوگ کھڑے ہوں یا بیٹھے ہوں کھڑے ہوں یا چل رہے ہوں مردوں کے ٹخنے کھلے رہنے چاہیے شلوار سے پینٹ سے پاجامے سے کرتے سے اور احرام کی چادر سے اگر بیٹھ جائیں یا موزے پہن لیں ٹخنے چھپ جائیں کوئی بات نہیں یہ مردوں کے لیے حکم ہے عورتوں کو ٹخنے چھپانے کا حکم ہے مرد کے ٹخنے کھلے رہنے چاہیے آپ جاب پر جا رہے ہیں بچے مدرسے جا رہے ہیں فجر کے لیے جب اٹھ رہے ہیں ہر وقت اپنے ٹخنے دیکھتے رہیں کہیں میرے ٹخنے چھپے ہوئے تو نہیں ہیں حضور صلی اللہ علیہ وسلم فرماتے ہیں لوگ بولتے ہیں آپ اللہ کی بات سنائیے نا حضور صلی اللہ علیہ وسلم کی بات کیوں سناتے ہیں ارے بھائی حضور صلی اللہ علیہ وسلم اللہ ہی کی تو بات فرماتے ہیں وہ اللہ تعالیٰ کی بات تو فرماتے ہیں وہ جو اللہ تعالیٰ نے بات فرمائی بھائی حضور صلی اللہ علیہ وسلم کی بات ہے حضور صلی اللہ علیہ وسلم کی بات اللہ تعالیٰ کی بات ہے وما آتاکم الرسول فخذوا وما نہاکم عنہ فانتہوا جس بات کا حضور صلی اللہ علیہ وسلم حکم دیں اس کو فوراً کر لو اور جس بات سے منع فرمایا اسے فوراً رک جاؤ تو حضور صلی اللہ علیہ وسلم فرماتے ہیں جو ٹخنے چھپائے گا اللہ تعالیٰ قیامت کے اس سے بات بھی نہیں فرمائیں گے اب کتنا بڑا عذاب ہے لا یکلمہم اللہ یوم القیامہ جو ٹخنے چھپاتا ہے اللہ تعالیٰ اس سے بات نہیں فرمائیں گے بچوں سمجھ گئے آپ لوگ مدرسے پڑھنے آتے ہیں سب کی شلوار ٹخنوں سے اوپر ہونی چاہیے ہم میری بھی اور ہم سب کی یا بھائی ہم لوگ سب کھڑے ہوں گے سب دیکھ لیں شلوار ٹخنوں سے اوپر ہے کہ نہیں یہ نماز کے لیے حکم نہیں ہے جب گھر کے اندر آپ جا رہے ہیں آپ باہر گھوم رہے ہیں آپ کھیل رہے ہیں کسی کام پر جا رہے ہیں دکان پہ زمینوں پہ جا رہے ہیں مردوں کے ٹخنے کھلے رہنے چاہیے ورنہ اللہ تعالیٰ کلام نہیں فرمائیں گے قیامت کے دن اور جو ہے لا یکلمہم اللہ یوم القیامہ ولا ینظر الیہم اس کو نظر رحمت سے ہی دیکھیں گے اور اس کو توفیق توبہ نہیں دیں گے اس پہ دردناک عذاب ہوگا ٹخنے چھپاتا ہے اس لیے مردوں کو ٹخنے 24 گھنٹے کھلے رہنے چاہیے جب کھڑے ہوں چل رہے ہوں کسی بڑی پوسٹ والے سے ملنے جائیں تو ٹخنے کھول کے جائیں اگر شرم آتی ہے تو موزے پہن لیں موزے سے چھپ جائیں کوئی بات نہیں ہے شرمانے کی بالکل ضرورت نہیں ہے حضور صلی اللہ علیہ وسلم کی سنت پہ چلنے میں کوئی شرماتا ہے کوئی مسلمان کافر تو اپنے اور جو اللہ سے دور ہیں وہ لوگ تو فلم ایکٹر والوں کی نقل کرتے ہوئے شرماتے نہیں ہیں چڈی پہن لیں گے ان جیسی اور ان جیسی پینٹ یہاں سے پھاڑ لیں گے ہم حضور صلی اللہ علیہ وسلم کی نقل میں کیوں ٹخنے کھولتے ہوئے شرماتے ہیں شرمانے کی کیا ضرورت ہے پینٹیں کٹوا دیں اگر مجبوری کی وجہ سے پہننی ہے اور شلوار پہننی ہے تو اپنی بیگم سے کہیں کہ جتنی شلواریں میری ٹخنوں سے اوپر کر دیں ورنہ قیامت کے اس کو بڑا عذاب ہوگا قبر میں بھی عذاب ہوگا اور قیامت کے دن بھی جو ٹخنے چھپاتا ہے اس لیے میں بھی ان سب کی کوشش کریں صرف نماز کے لیے حکم نہیں ہے دوستوں بزرگوں مردوں کے ٹخنے ہر وقت کھلے رہنے چاہیے یہ بات بتا دی اور ایک بہت ہی خاص بات ہے ساری باتیں خاص ہیں اپنے قرآن پاک کی تجوید درست کروائیں میں بھی اور ہم سب لوگ قرآن شریف کے اندر آتا ہے ورتل القرآن ترتیلا قرآن کو ترتیل کے ساتھ پڑھو ترتیل کے معنی کیا ہے تجوید الحروف و معرفت الوقوف یعنی یہاں پہ ماشاءاللہ آپ نورانی قاعدہ پڑھ رہے ہیں اب ہا یہاں سے نکلے ہا اور ہا میں فرق ہونا چاہیے قاف اور کاف میں فرق ہونا چاہیے سین اور صاد میں فرق ہونا چاہیے اگر بڑی عمر بھی آپ کی ہو گئی ہے قاری صاحب کے ساتھ یاری لگائیے قاری صاحب ہیں قاری صاحب نہیں قاری قاف ہے موٹا قاف قینچی والا حلوہ حلوے والا ہا الگ ہوتا ہے اور ایک دوسرا ہا ہوتا ہے تو اس لیے اس میں الف با تا فا جیم ہا خا یہ سب اپنے مخارج درست کروانا واجب ہے فرض کے درجے میں ہے اس کی ہم سب فکر کریں قاری صاحب کے پاس بیٹھ کر نورانی قاعدہ سیکھ لیجئے اگر آپ سمجھتے ہیں آپ نے تبلیغ جماعت میں نکل گئے ٹھیک ہے اب وہاں کسی کو سنا دیا مگر اچھی اس سے اچھی تھوڑی ہوتی قاری صاحب کے پاس باقاعدہ وقت لگائیں روزانہ آدھا گھنٹہ دے دیں چلیں 20 منٹ دے دیجئے نورانی قاعدہ سیکھ لیں ان سے انشاءاللہ پھر قرآن شریف پڑھنے میں مزہ آئے گا نماز میں مزہ آئے گا ورنہ درود شریف ہی پڑھنا نہیں آتا اتنی عمر ہو گئی 60 سال کے ہو گئے 50 سال کے اور جو جلدی جلدی اتحیات اللہ صلاۃ وسلم یہ دیکھیے یہ غلط پڑھ رہے ہیں التحیات پڑھنی نہیں آ رہی ہمیں التحیات للہ والصلوات والطیبات میری تمام مالی عبادات قولی عبادات یہ سب اس کا مطلب سیکھیں اس کی تجوید درست ہو ہماری اور درود شریف کیسے پڑھتے ہیں اللہم صلی اللہ محمد علیہ وسلم صلی اللہ علیہ وسلم یس دیکھیں اتنی جلدی جلدی پڑھ رہے ہیں اللہم لام زیر لی ہوتا ہے لے نہیں ہوتا عربی میں لام زیر لی ہوتا ہے لے نہیں ہوتا اور اردو میں تو محمد کہہ سکتے ہیں ٹھیک ہے صلی اللہ علیہ وسلم مگر عربی میں محمد نہیں ہے عربی میں میم پیش منہ ہے محمد اللہم صلی علی محمد وعلی آل محمد کما صلیت علی ابراہیم وعلی آل ابراہیم یہ درود شریف پڑھنا نہیں آ رہا ہم لوگ کیسے ہم لوگ مسلمان ہیں اتنے کمزور ایمان کے تو پریشان نہ ہو جنید بغدادی رحمت اللہ علیہ پہلوانی کرتے تھے انہیں کیا پتا تھا کہ وہ اللہ والے بن جائیں گے کشتی لڑتے تھے مگر ایک سید زادہ تھے حضور صلی اللہ علیہ وسلم کی اولاد میں سے تھے اپنی بازی ہار گئے اور سارا پیسہ اس بوڑھے شخص کو مل گیا اور وہ جیت گیا اور حضور صلی اللہ علیہ وسلم کی اولاد میں سے تھا تو خواب میں دیکھا کہ اے جنید تو نے اپنی عزت کو داؤ پہ لگایا حضور صلی اللہ علیہ وسلم کی وجہ سے آج تیرا ڈنکا میں ساری دنیا میں مچا دوں گا اور بہت بڑے اللہ کے ولی بن گئے فضیل بن عیاض رحمۃ اللہ ڈاکہ ڈالتے تھے ڈاکو والدین ڈراتے تھے کہ بھائی فضیل بن عیاض آ رہے ہیں مگر اللہ کہیں جا رہے تھے کوئی اللہ والا تلاوت کر رہا تھا اور آیت دل میں اتر گئی کیا ایمان والوں کے لیے وقت نہیں آیا کہ ان کے دل اللہ کی پیشی کے سامنے حاضر ہونے سے ڈر جائیں تو ماشاءاللہ ان کے دل میں بات اتر گئی اور سارے چوری وغیرہ سے توبہ کر لی اور بہت بڑے اللہ کے ولی بن گئے اس لیے اللہ یجتبی الیہ من یشاء اللہ تعالیٰ جس کو چاہیں اپنا ولی بنا سکتے ہیں کوئی اس میں ضروری نہیں ہے کہ عالم بنے سب حافظ بنے قاری بنے کسی اللہ والے سے کے پاس آنا جانا رکھیں گے اللہ والوں کی صحبت سے زندگی بدل جاتی ہے آخری بات بس کر کے ختم کر رہا ہوں کہ جو شخص چاہے کہ میں اللہ والا بن جاؤں جلدی جلدی فٹافٹ ٹھکا ٹھک جلدی سے اللہ والا بن جاؤں کسی اللہ والے کی صحبت اختیار کر لے سچے اللہ والا ہو جس کے علماء کرام کہتے ہوں یہ اللہ والا ہے جس نے اللہ والوں کی صحبت اٹھائی ہو انشاءاللہ بہت جلدی وہ شخص اللہ والا بن جاتا ہے کیسے بنتے ہیں کہ اس اللہ والے پہ اللہ کا فضل ہو رہا ہوتا ہے کیوں ہو رہا ہوتا ہے کیونکہ اس کا تعلق کسی اللہ والے سے یہ سلسلہ آ کے صحابہ کرام سے ملتا ہے پھر حضور صلی اللہ علیہ وسلم سے ہوا حضور صلی اللہ علیہ وسلم اللہ سے مل کر آئے معراج کے اندر اللہ تعالیٰ سے ملاقات کر کے آئے اس لیے کھٹا کھٹ फटाफट अल्लाह वाला बनने का तरीका फजाइल तबलीग में भी लिखा है, ए ईमान वालों तक्वा इख्तियार करो और सच्चों के साथ रह पड़ो, जो सच्चे हो अपने तक्वा के अंदर तो इंसान बहुत जल्दी अल्लाह वाला बन जाता है। और अल्लाह वाले जानियों और शराबियों से, दाढ़ी शेव करने वाले से किसी से नफरत नहीं करते, गुनहगार से नफरत नहीं करते, वो गुनाह से नफरत करते हैं। और हम जैसे लोग जो मौलवी बने हुए वो हम तो गुनहगार से नफरत कर रहे होते हैं, मगर जो सच्चे अल्लाह वाले होते हैं किसी गुनहगार से वो नफरत नहीं करते, चाहे दाढ़ी शेव करता हो, चाहे फिल्म में काम करता हो, चाहे सूद में काम करता हो, वो नफरत नहीं करेंगे, उसको अपने करीब बुलाएंगे ताकि उसके दिल में अल्लाह की मोहब्बत पैदा हो और वो भी दाढ़ी रख ले, वो भी दीन के करीब हो जाए। ऐसे थोड़ी कोई बेनमाजी है तो नफरत करेंगे, अरे तुम बेनमाज नहीं पढ़ते निकल जाओ यहां से, ऐसे थोड़ी होता। नफरत करेंगे तो वो तो कादियानियों के पास चले आएगा, कादियानी तो काफिर है, कहीं और चले आएगा फिर वो। मोहब्बत के साथ इस जमाने में दीन को फैलाने हैं मोहब्बत के साथ, मगर बयान में इस तरह जोश में कह सकते हैं ताकि हमारे, क्योंकि ईमान कमजोर हो गए, नफ्स जो है हर वक्त दुनियादारों के साथ रहता है तो नफ्स को अगर डराए तो ये डर जाता है। नफ्स मिसले बच्चे के, अगर डराए कि अबे यार मुझे तो अल्लाह के पास हाजिरी देनी है, मुझे तो अपना बताना है कि अम्मी अब्बू बहन भाई ये सब कोई भी काम नहीं आएगा कयामत के दिन, सिर्फ अल्लाह ताला के सामने अकेले पेश होना है, बयान करने वाले को भी और सबसे ज्यादा बयान करने वाले को पेश होना होगा कि तुमने जगह जगह बयान तो किया, अमल कितना था तुम्हारा, अखलाक कैसे थे तुम्हारे, पैसे तो नहीं चुराए हुए थे किसी के, कर्जा तो नहीं लिया हुआ था बिला वजह किसी के ऊपर। अल्लाह ताला हम सबको अमल करने की तौफीक अता फरमाए। खवातीन सुन रही है बयान है, वरना खवातीन का कल अभी मेरा इशा के बाद बयान है किसी मस्जिद में, कहां पर है मुझे मालूम नहीं, अभी हमारा बयान है वहां इशा के बाद, जो आना चाहे आ जाए। हम लोग कराची से आए हैं, इतनी दूर से सुबह से चले हुए मक्की मस्जिद में, तो जो आना चाहे आ जाए, इतनी दूर से हम लोग पैसे लेके कोई बयान नहीं करते। आप लोग तादाद बढ़ाएंगे तो अल्लाह ताला ही आपको फजल फरमाएगा, कोई हम पैसे मांगने आए, कोई चंदा कर रहे हैं निकालो भाई 10,000 निकालो, तुम 5,000 निकालो, तुम जेवरात लेकर आ जाओ, ये क्या है, ये सब क्या है चंदा मांगना, इस तरह सबसे जेबों पे नजर रखना, हमारे बुजुर्गों का ये तरीका नहीं था। दीन पे जिसको 100 दफा खर्च हो वो मस्जिदें बनवाए, मदरसों पे खर्च करे, अल्लाह वालों पे खर्च करे। अल्लाह वाले सच्चे कभी किसी के आगे हाथ नहीं फैलाते, वो अल्लाह पे नजर रखते हैं, अल्लाह से रो रो के मांगते हैं, ए अल्लाह आप दीन को, दीन की हिफाजत अल्लाह के जिम्मे है, अल्लाह ताला हिफाजत करने वाले हैं दीन की। तो मैं अल्लाह का शुक्र है बहुत बड़े अल्लाह वालों का अदना सा खादिम हूं। और फिर कल सुबह 10 बजे यहीं पे शायद बयान होगा, खवातीन का पर्दे से बयान होगा, अपनी माँ बहन बेटी को लेकर आए, इंशाल्लाह शरी पर्दे पे बात करूंगा। माशाल्लाह कितनी औरतें ने पर्दा कर लिया बातें सुन के, कि हमें भी पर्दा करना चाहिए। आप नहीं चाहते कि आपकी बहन, आपकी बेटी, आपकी माँ और आप पर्दा करें, तो आप लेकर आइए, इतनी दूर से हम लोग आए, पर्दे की बात होगी इंशाल्लाह, हो सकता है दिल में चोट लग जाए अल्लाह की मोहब्बत की और वो हमारी माँ बहन बेटी पर्दा कर ले, फिर उसको सुकून मिल जाएगा। हर औरत परेशान है क्योंकि सुकून पर्दा नहीं कर रही ना, सारे काम कर रही है, इतना बड़ा मजमूआ वज़ाइफ पढ़ रही है मगर सुकून नहीं मिल रहा क्योंकि पर्दा नहीं कर रही ना, लानत बरस रही है उस औरत के ऊपर। तो अगर आप चाहते हैं कि आप कम से कम आपकी बेगम को, बेटी को, बहन को पता तो चले कि पर्दा ना करने कितना बड़ा गुनाह है, ताकि किसी वक्त उसको अल्लाह की मोहब्बत की चोट लगे वो पर्दा कर ले। अल्लाह ताला मुझे भी और हम सबको अमल की तौफीक अता फरमाए। अब दुआ कर लेते हैं अल्लाह ताला से। किताबें लेकर आए, पाकिस्तान पे कुछ बयान करना था, हमारा वतन पाकिस्तान, उलमाए कराम की कुर्बानियां हैं। मौलाना शब्बीर अहमद उस्मानी साहब और मौलाना जफर अहमद उस्मानी साहब ने मशरकी और मगरबी पाकिस्तान में जाके झंडा लहराया बकायदा, माशाल्लाह। ये हजरत थानवी रहमतुल्लाह के खुलाफा थे, हकीमुल उम्मत मौलाना शाह शब्बीर साहब थानवी रहमतुल्लाह, जो मेरे परदादा शेख हैं, इन हजरत ने झंडा लहराया बकायदा जाके, इन और बड़ी बड़ी कुर्बानियां इस पाकिस्तान की मिट्टी के अंदर, उलमाए कराम का खून है हमारे उलमाए कराम का। तो ये मोहम्मद अली जिना कायद आजम जिन्हों कहा जाता है, हमारे हजरत थानवी रहमतुल्लाह के बाकायदा उलमा का वफद जाता था और उनको मशवरे देता था मोहम्मद अली जिना को, और आखिर में माशाल्लाह उनकी नमाज जनाजा मौलाना शब्बीर अहमद उस्मानी साहब ने या मौलाना जफर अहमद उस्मानी साहब ने उनका नमाज जनाजा पढ़ाया, मुझे याद नहीं आ रहा, कायद आजम मोहम्मद अली जिना का। इतनी माशाल्लाह हमारे उलमा की कुर्बानियां हैं। तो झंडा लगा सकते हैं 14 अगस्त के दिन अपने घरों पे झंडा लगा सकते हैं, मगर झंडे ये गाने वाने गाना सही नहीं है, गाने गाना तराने मिल्ली नगमे वगैरह ये हमारे ये सुन्नत के खिलाफ है और गुना भी है। गाने गाना तो गुना है ना, गाने सुनना गुना है, झंडा लगा सकते हैं। बैच कोई लगाना चाहे पाकिस्तान का लगा ले भाई, पाकिस्तान का झंडा लगाना है ठीक है लगा लीजिए, कोई मसला नहीं है, मगर बहुत ज्यादा इसमें घुस जाना कि और हर वक्त बस ये गाने सुन रहे हैं, हर चीज में ही झंडे झंडे बने हुए हैं। हमें तो मकसद सुन्नत पे चलना है, मगर پاکستان بہت بڑی نعمت ہے پوری دنیا میں اس وقت پاکستان اسلام کا قلعہ ہے یہاں ماشاءاللہ تبلیغ کا زبردست کھل کر کام ہو رہا ہے خانقاہ کا کام مدارس مساجد کتنے جگہ جگہ مدرسے کھلے ہیں گلی گلی میں ہے نا یہ پاکستان میں ایسا کھل کے کام ہو رہا ہے کہیں نہیں ہو رہا تو اب ہمت کر کے ہم ان اللہ والوں سے تعلق جوڑیں علماء سے اپنی زندگی بدلنے کا ارادہ کر لیں اب دعا کر لیتے ہیں اللہ تعالی سے یا اللہ یا رحمان یا رحیم صلی اللہ علی النبی الامی اے اللہ ہم سب کو اللہ والا بنا دے اللہ والا بنا دے سچی توبہ کی توفیق دے دے ہماری ماں بہن بیٹی کو شرعی پردہ کی توفیق دے دے ہم سب کو اپنا پیار نصیب فرما دے حضور صلی اللہ علیہ وسلم کی سنت پہ چلنے والا بنا دے میرے پیارے شیخ قطب زمانہ حضرت شاہ فیروز عبداللہ میمن صاحب دامن برکاتہم عالیہ کی زندگی برکت عطا فرما عارف باللہ حضرت مولانا شاہ حکیم محمد اختر صاحب رحمۃ اللہ علیہ اور شیخ ثانی حضرت والا سید اشرف جمیل میر صاحب رحمۃ اللہ علیہ اور حضرت مولانا مظہر صاحب دامن برکاتہم عالیہ ان سب حضرات کو خوب جزائے خیر عطا فرما اور یا اللہ حضرت والا کے جتنے خدام اور گھر والے ان پہ رحمتوں کی بارش فرما اور تبلیغی جماعتیں جو کام کر رہی ہیں مساجد مدارس سب پہ اللہ والوں کی فضل اور رحمت کی بارش فرما مدد فرما اے اللہ حرمین شریفین کی حفاظت فرما بیت المقدس کی حفاظت فرما سارے عالم کے مسلمانوں پہ رحمتوں کی بارش فرما مجھ پہ بھی اور ہم سب پہ رحمتوں کی بارش فرما وہ بیمار ہیں صحت عطا فرما جن کے رشتے نہیں آ رہے جوڑ کے رشتے عطا فرما جس کی جو پریشانی ہے دور فرما دے اس مسجد کو اللہ والوں کے سجدوں سے آباد فرما دے یہاں سے بڑے بڑے علماء اللہ والے پیدا فرمائے اور یا اللہ اس مسجد کو خوب آباد فرمائیے اور اس مسجد کو قیامت تک آباد رکھیے اللہ والوں کے سجدوں سے اس کو خوب بھر دیجئے اور جتنی مساجد مدارس ہیں یا اللہ سب کی مدد فرما دے اور خانقاہوں کی اور تبلیغی مراکز کی حفاظت فرما وصلی اللہ علی نبی الامی آمین یا ارحم الراحمین کتابیں لے کر آئیں پاکستان کی بھی ہیں اور اس میں دوسری کتابیں بھی آپ حضرات لے لیجئے جزاک اللہ خیر